1930 यो एडम स्मिथको पालादेखि नै आएको भनेर भनेको। यो एक्स्ट्रा कुरा भनेको हुनाले मैले चाँडो भनिदिएको, यो वित्त निधिको एक्स्ट्रा कुरा हो। यदि यति धेरै डिटेलमा तपाईँ जानु नपर्ने भएको हुनाले यसलाई मैले फास्ट भनिदिएँ है। अनि यहाँ एउटा छ, नेपालको अर्थव्यवस्था मिश्रित पनि हो, समाजवाद उन्मुख हो, पुँजीवादी अर्थव्यवस्था भन्न मिल्दैन अहिले। हाम्रो चाहिँ समाजवाद उन्मुख दिगो फराकिलो अर्थव्यवस्था भन्छौँ, पुँजीवाद अर्थव्यवस्था भन्दैनौँ, उदार चाहिँ भन्छौँ। त्यसैले त्यो कुरा लेख्नु पऱ्यो विकास बेलवासीजीले। हरिजी मैले बिस्तारै भनिदिन्छु, जुन कुराहरू इम्पोर्टेन्ट हुन्छ, जुन कुरा अलिक धेरै भन्छु त्यो चाहिँ अलिक फास्ट भन्छु। अब म वित्त नीतिका उद्देश्यहरू के हुन् भन्ने कुरा यता लिजाउँ। अब्जेक्टिभ के हुन्छ? विकसित देशमा पनि, विकासशील देशहरूमा पनि वित्त नीतिका उद्देश्यहरू फरक फरक हुन्छन्। नेपालको वित्तीय नीतिको उद्देश्यको पनि कुरा गरौँला। वित्तीय नीतिको मुख्य उद्देश्य चाहिँ आर्थिक स्थायित्व कायम गर्ने हो, रोजगारीका अवसर बढाउने हो, आर्थिक असमानता कम गर्ने हो, प्रतिकूल भुक्तानी सन्तुलनलाई सच्याउने हो, मूल्य स्थिरता कायम गर्ने हो, साधन र स्रोतको अधिकतम प्रयोग गर्ने हो, पुँजी निर्माण गर्ने हो, त्यसपछि गएर तपाईँको सँगसँगै चाहिँ यसले समावेशी आर्थिक वृद्धि र विकास गर्ने हो, सरकारका योजना नीति कार्यक्रमहरूको कार्यान्वयन गर्ने हो। र हाम्रो जस्तो देशमा, नेपाल जस्तो देशमा वित्तीय नीतिका उद्देश्य के हुन्छन् त भनेर भन्यो हामीलाई, सपोज नेपाल जस्तो कन्ट्रीमा चाहिँ वित्तीय नीतिका उद्देश्य के हुन्छ भनेर भन्यो भने, हाम्रो वित्तीय नीतिका उद्देश्य चाहिँ हरेक वर्ष बजेटमा सार्वजनिक भएको हुन्छ। जस्तै उच्च स्तरको उच्च आर्थिक वृद्धि दर हासिल गर्ने हाम्रो बजेटमा नै भनेको छ, त्यो वित्तीय नीतिको उद्देश्य हो। आर्थिक स्थिरता कायम गर्ने भनेको छ, त्यो पनि हाम्रो चाहिँ वित्त नीतिको उद्देश्य हो। मूल्य स्थिरता कायम गर्ने भनेको छ, त्यो पनि हाम्रो वित्त नीतिको उद्देश्य हो। रोजगारीका अवसर वृद्धि गर्ने भनेको छ, त्यो पनि हो। आर्थिक समानता कायम गर्ने भनेको छ, त्यो पनि हो। सामाजिक न्याय र समानता कायम गर्ने भनेको छ, त्यो पनि हाम्रो वित्त नीतिको उद्देश्य हो। आर्थिक स्रोत साधनको अधिकतम परिचालन गर्ने, वैदेशिक सहायता आन्तरिक र बाह्य स्रोत साधनको परिचालन गर्ने भनेको छ, त्यो पनि हाम्रो वित्त नीति हो, त्यसको उद्देश्य हो। त्यसपछि लगानीका अवसरहरू बढाउने भनेको छ, त्यो पनि हो। सन्तुलित क्षेत्रीय विकास गर्ने पनि हो। सङ्घीय वित्तीय प्रणालीलाई सुदृढ गराउने पनि हाम्रो वित्त नीतिको उद्देश्य हो। समावेशी विकास पनि हो। निजी क्षेत्र मैत्री, निजी क्षेत्रलाई लगानी गर्ने उपयुक्त वातावरण, निजी क्षेत्रलाई उपयुक्त वातावरण बनाउने, लगानीको लागि उपयुक्त वातावरण बनाउने पनि हाम्रो चाहिँ वित्त नीतिको उद्देश्य हो भनेर हामी भन्छौँ। नेपालको वित्तीय नीतिको अहिलेको उद्देश्यहरू यिनै हुन् भनेर बजेटको उद्देश्य पनि लेख्नु होला, प्लस यो लेखेर पनि थप्दा हुन्छ। त्यसैले वित्त नीतिको उद्देश्य भनेकै त्यो बजेटको उद्देश्य राख्ने, अनि प्लस अहिले भनेको कुराहरू लेखेर राखेपछि पुग्छ। अब यसपछि मैले अर्को कुरा बताउँछु, वित्तीय नीतिका उपकरणहरू के हुन्, कसरी वित्तीय नीतिको सञ्चालन गरिन्छ भनेर भन्यो भने, वित्तीय नीति सञ्चालन गर्नको लागि विभिन्न उपकरणको प्रयोग गरिएको हुन्छ। जस्तै सार्वजनिक आय, वित्तीय नीति प्रयोग, वित्तीय नीतिलाई परिचालन गर्नको लागि कर र करका दरहरू, दायराहरूको परिमार्जन गर्ने, बढाउने, घटाउने वा यथास्थितिमा राख्ने गरिन्छ। त्यसलाई हामीले सार्वजनिक आय भनेर भन्छौँ। कर र गैर कर राजस्वलाई कसरी परिचालन गर्ने भन्ने कुरा चाहिँ त्यसमा लिएको हुन्छ। त्यस कारणले चाहिँ सार्वजनिक आय चाहिँ वित्त नीतिको पहिलो उपकरण हो भनेर हामीले बुझ्नु पर्यो। वित्त नीतिको पहिलो उपकरण नै सार्वजनिक आय हो भनेर भन्छौँ। त्यसपछि सार्वजनिक खर्च चाहिँ वित्त नीतिको अर्को उपकरण हो। खर्च, चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्था जस्ता खर्चहरू कसरी गर्ने, त्यो खर्चलाई कसरी परिचालन गर्ने भन्ने उपकरणलाई हामीले सार्वजनिक खर्चलाई नै वित्त नीतिको उपकरण भनेर भन्छौँ। सार्वजनिक ऋण पनि वित्त नीतिको उपकरण हो। ऋण प्रवाह गरेर, ऋण लिएर, आन्तरिक र बाह्य ऋण लिएर हामीले सार्वजनिक वित्तको परिचालन गर्ने गर्छौँ। त्यसपछि सार्वजनिक लगानी, सङ्घ प्रदेश र स्थानीय तहबाट गरिने वित्तीय लगानीलाई पनि हामीले वित्तीय उपकरणको रूपमा लिन्छौँ। राजस्व र राजस्वको चाहिँ राजस्व अनुदान र रोयल्टीको बाँडफाँड, त्यो पनि हाम्रो वित्त नीति परिचालनको महत्त्वपूर्ण उपकरण हो। राजस्व अन्तर सरकारी हस्तान्तरण भन्ने हुन्छ, अन्तर सरकारी वित्त हस्तान्तरणलाई पनि सार्वजनिक वित्तको अथवा वित्त नीतिको चाहिँ उपयुक्त इन्स्ट्रुमेन्टको रूपमा लिन्छौँ। सरकारका योजनाहरू, नीतिहरू, आर्थिक क्रियाकलापहरू, सामाजिक सुरक्षाका कार्यक्रमहरू, त्यो तिनलाई पनि हामीले वित्त नीतिका महत्त्वपूर्ण इन्स्ट्रुमेन्टको रूपमा लिन्छौँ। अहिले विभिन्न किसिमको प्राइभेट चाहिँ प्राइभेट भोलिन्टियर अर्गनाइजेसनहरूद्वारा पनि विभिन्न प्रकारको स्रोत साधनहरू परिचालन भइरहेको हुन्छ, त्यसको उपयोग गर्ने अथवा ब्लेन्डेड फाइनेन्स भन्छ, मिश्रित वित्तको प्रयोग गर्ने पनि वित्त नीतिको उपकरण हो। हाम्रा परम्परागत वित्तीय उपकरणहरू जस्तै राजस्व, वैदेशिक सहायता, ऋण, लगानीको साथसाथै चाहिँ मिश्रित वित्तको प्रयोग गर्ने ब्लेन्डेड फाइनान्स भन्छ त्यसलाई। त्यो भनेको चाहिँ प्राइभेटसँग पनि पैसा लिने, प्राइभेट चाहिँ डोनेट गर्ने, संस्थाहरूसँग पनि पैसा लिने सहयोग लिनेलाई हामीले मिश्रित वित्त भनेर भन्छौँ। विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू दात्री संस्थाहरूबाट आउने पैसालाई पनि हामीले ब्रान्डेड फाइनेन्सको रूपमा लिन्छौँ। पब्लिक प्राइभेट पार्टनरसिपको रूपमा हालिने पैसालाई पनि हामीले ब्रान्डेड फाइनेन्स भन्छौँ। यो विभिन्न कुराहरूबाट हामीले ब्रान्डेड फाइनेन्स अथवा मिश्रित वित्तको प्रयोग गरेर पनि हामीले यो वित्तीय स्रोत साधन जुटाउन सक्छौँ। यिनैलाई हामीले वित्तीय उपकरणहरू, वित्त नीतिका उपकरणहरू भनेर भन्ने गर्छौँ। अब नेपालको वित्तीय नीतिमा के कस्ता सुधारहरू गर्नुपर्छ होला भनेर हामीलाई सोध्यो जहाँमा, हाम्रो वित्त नीति ठिक छ छैन र वित्त नीतिमा हामीले के कस्ता सुधारहरू गर्नुपर्छ भनेर हामीलाई सोध्यो भने हामी के लेख्ने? नेपालको वित्तीय नीति संघीय वित्तीय नीति हो। नेपालको वित्तीय नीति चाहिँ नि यो समाजवादोन्मुख उदार अर्थव्यवस्थातर्फ केन्द्रित छ। नेपालको वित्तीय नीतिले स्रोत साधनलाई अधिकतम परिचालन गर्ने उद्देश्य राखेको छ। यो समावेशी पनि छ, यो सहभागितामूलक पनि छ। त्यसैले नेपालको वित्तीय नीति आफैमा कमजोर छ भनेर भन्न सकिँदैन। तर पनि हाम्रो वित्तीय नीति समय सापेक्ष नभएको, बारम्बार वित्त नीतिमा परिवर्तन हुने गरेको, वित्तीय नीतिले चाहिँ स्रोत साधनलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको देखिन्छ। त्यसैले नेपालको वित्त नीतिमा सुधार गर्नु पर्यो। वित्त नीतिमा के कस्तो सुधारहरू गर्यो भने इफेक्टिभ हुन्छ भनेर भन्यो भने हामीले तीन चारवटा कुरा होइन कि मैले भन्दै जान्छु, तपाईँले बिस्तारै हाम्रो वित्त नीतिमा सुधार गर्ने कुरा, वित्त नीतिलाई समय सापेक्ष कसरी बनाउनु पर्छ भन्यो भने के लेख्ने भन्ने कुरा म बिस्तारै भन्छु, कसरी बुझ्नु पर्यो। हाम्रो वित्त नीतिले चाहिँ कमसेकम राजस्वले चाहिँ चालु खर्च पूर्ण रूपमा धान्न सक्ने गरी राजस्व परिचालन गर्नुपर्छ हाम्रो वित्त नीतिले, त्यो एउटा सुधार। अहिले राजस्वले चालु खर्च नै धान्न नसकेको अवस्था छ, हाम्रो वित्त नीतिले चाहिँ चालु खर्च धान्न सक्नुपर्छ, धान्ने गरेर, चालु खर्च धान्न सक्ने गरेर हाम्रो वित्त नीति परिचालन हुनुपर्छ राजस्वले चालु खर्च धान्ने गरेर। अर्को, हामीले पुँजीगत खर्च चाहिँ समयमै गर्न सकिरहेको छैन। पुँजीगत खर्च अथवा विकास निर्माणको खर्च चाहिँ नि हामीले समयमै गर्ने, गुणस्तरीय ढङ्गबाट गर्ने, त्यो गर्यो भने वित्त नीतिमा सुधार आउँछ भनेर भन्नु। अर्को, लगानी योग्य वातावरण पनि बनाउनु पर्यो, सरकारले पनि र प्राइभेट सेक्टरको, यो दुवैको लगानी योग्य वातावरण भयो भने हाम्रो वित्त नीतिमा सुधार हुन्छ, त्यो जरुरी छ। अर्को चाहिँ निजी क्षेत्र आकर्षित नहुने पूर्वाधारको क्षेत्रमा सरकारी लगानी बढाउनु पर्यो। जुन जुन क्षेत्रमा निजी, जस्तो सरकारी हस्पिटल निजी क्षेत्रले बनाउँदैन, त्यहाँ सरकार हुनु पर्यो। जस्तो अहिले गोविन्द केसीको मुद्दा छ, गोविन्द केसीको मुद्दा वित्त नीतिसँग पनि जोडिएको छ इन्डाइरेक्टली, किनभने उहाँले के भन्नुभएको छ भने हरेक प्रदेशमा त एउटा चाहिँ सरकारी हस्पिटल हुनु पर्यो, हरेक प्रदेशमा सुविधा सम्पन्न सरकारी हस्पिटल हुनु पर्यो भनेर भनिराख्नु भएको छ। त्यो मात्रै होइन, विभिन्न जिल्लामा पनि, तराई प्रदेश, मधेस पहाड, यो तपाईँको चाहिँ आर्थिक रूपमा पिछडिएको क्षेत्र भनेर हामीले इन्डिकेट गरेको ठाउँमा पनि त्यहाँ चाहिँ सुविधा सम्पन्न सहुलियतपूर्ण अस्पतालको व्यवस्था हुनु पर्यो भनेर उहाँले भनेको छ। यो सरकारी लगानी गर्नु पर्यो त्यहाँ भनेको यो। त्यो सरकारी लगानी केमा डाइभर्ट हुनु पर्यो भने राम्रो स्वास्थ्य प्रणालीमा, उपयुक्त स्वास्थ्य प्रणालीमा सरकारी लगानी डाइभर्ट हुनु पर्यो भनेर भनेको भयो। त्यस्तै गरेर शिक्षाको गुणस्तर बढाउन, रोजगारी प्रवर्धन गर्नेतिर जानु पर्यो। अर्को, बजेट घाटा चाहिँ घटाएर अनुत्पादक क्षेत्रमा लगानी घटाउनेतिर पनि जानु पर्यो। सरकारले मितव्ययिता नीति अवलम्बन गरेर अनुत्पादक क्षेत्रमा सरकारी लगानीलाई घटाउने जानु पर्यो। जस्तो उदाहरणको लागि, यो वित्त नीतिले हाम्रो प्रायोरिटी के हो भन्ने कुरा, खर्चको प्रायोरिटी के हो भन्ने कुरा भएन। हाम्रो खर्चको प्रायोरिटी चाहिँ मान्छेका शालिगहरू बनाउने हो कि, पार्कहरू मात्रै बनाउने हो कि, वा चाहिँ तपाईँको ठुल्ठुलो चाहिँ के भन्छ मूर्तिहरू मात्रै बनाउने हो कि, शालिगहरू मात्रै बनाउने हो कि, या अन्य चाहिँ जनताको दैनिक दैनन्दिन जीवनसँग सम्बन्धित विषयहरूमा हाम्रो खर्चतिर, हाम्रो सरकारी खर्च त्यतापट्टि केन्द्रित हुने हो, त्यो प्रायोरिटी चाहिँ सुनिश्चित गर्नुपर्ने अवस्था अहिले छ। विभिन्न स्थानीय तह, प्रदेश तह, स्मारक, शहीदका स्मारक बनाउने, मूर्ति बनाउने, टावर बनाउनेतिर मात्रै पैसा सकिरहेका छन्। त्यो प्रायोरिटी हो कि हाम्रो शिक्षा, स्वास्थ्य, पूर्वाधार चाहिँ हाम्रो प्रायोरिटी हो, अथवा कृषि, पर्यटन जस्ता कुराहरू, हाम्रा रोजगारी सिर्जना गर्ने जस्ता कुराहरू हाम्रा पूर्वाधार हुन्, त्यतापट्टि चाहिँ प्रायोरिटी के हो त वित्त नीतिको, त्यो सुनिश्चित गर्नुपर्ने आवश्यकता अहिले छ। अर्को, बढ्दो महँगीलाई कसरी नियन्त्रण गर्ने? अहिले पनि महँगी बढिरहेको छ, बढ्दो महँगीलाई हामीले कसरी नियन्त्रण गर्छ, दैनन्दिन जीवन, मानिसहरूको दैनन्दिन जीवन कसरी सरल बनाउने भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ। अब अर्को चाहिँ नि करको दायरा विस्तार गर्ने तर दर होइन त्यो हिसाबमा पनि त्यो नीति पनि हामीले जानुपर्ने हुन्छ। सरकारी स्रोतको मितव्ययी प्रयोग पनि लाग्नुपर्ने हुन्छ। निर्यात प्रवर्धनतर्फ पनि हाम्रो वित्त नीति केन्द्रित हुनुपर्छ। औद्योगिक विकासतर्फ केन्द्रित हुनुपर्छ। सुशासन प्रवर्धन गर्नेतिर पनि यो केन्द्रित हुनुपर्छ भनेर हामीले हाम्रो वित्त नीति कता कस्तो सुधार चाहिन्छ भनेर भन्यो भने हामी यो हिसाबमा जानुपर्छ भनेर हामीले बुझ्नु पर्यो। अब हामीले अर्को के बुझ्नु पर्यो भने सरकारको वित्त नीति चाहिँ कस्तो प्रकृतिको छ, टाइप्स अफ फिस्कल पोलिसी कस्तो छ र नेपालले अहिले कस्तो प्रकारको वित्त नीतिको अवलम्बन गरेको छ त्यसको बारेमा चाहिँ म कुरा गर्छु। वित्त नीति तीन प्रकारका हुन्छन्, एउटा विस्तारकारी वित्त नीति, अर्को संकुचनकारी वित्त नीति र अर्को तटस्थ वित्त नीति। विस्तारकारी वित्त नीति भनेको त्यसले धेरैभन्दा धेरै खर्च गरेर धेरैभन्दा धेरै बजेट बनाएर ठुलो मात्रामा ऋण लिएर विकास निर्माणको काम गर्नुपर्छ, सरकारी खर्च बढाउँदै लिएर जानुपर्छ, सरकारी खर्च बढाएर नै अरू विभिन्न कामहरू गर्न सक्छ, त्यसैले सरकारी खर्च ऋण लिएर पनि बढाउनुपर्छ भन्नेलाई हामीले विस्तारकारी वित्त नीति भन्छौँ। विस्तारकारी वित्त नीतिमा पैसा धेरै आउँछ, बजारमा पैसा धेरै उपलब्ध हुन्छ, त्यसले महँगी बढाउँछ। विस्तारकारी वित्त नीतिले करप्सन पनि बढाउन सक्ने सम्भावना हुन्छ किनकि त्यसमा पैसाको दुरुपयोग हुने सम्भावना त्यतिकै हुन्छ किनकि पैसा फालाफाल प्राप्त भइरहेको हुन्छ। करका दर बढाएर खर्च बढाएर सरकारी खर्च बढाएर यो चाहिँ विस्तारकारी वित्त नीति चाहिँ करका दर बढाएर पनि गर्न सकिन्छ, ऋण बढाएर पनि गर्न सकिन्छ, सरकारी खर्चलाई अरू कुनै माध्यमबाट बढाएर पनि हामी विस्तारकारी वित्त नीतिको परिचालन गर्न सक्छौँ, कार्यान्वयन गर्न सक्छौँ। संकुचनकारी वित्त नीतिमा सरकारले कम भन्दा कम खर्च गर्ने भन्छ, सरकारले कम भन्दा कम खर्च गर्ने, पब्लिक प्राइभेट पार्टनरसिप, प्राइभेट सेक्टरबाट लगानी परिचालन गर्ने, सरकारले कम खर्च गर्ने, उपयुक्त ठाउँ मात्रै खर्च गर्ने, त्यो सरकार उत्तम होस् जसले सबभन्दा बढी सबभन्दा कम खर्च गर्छ भन्ने उद्देश्य चाहिँ यसमा रहेको हुन्छ। त्यसैले कमभन्दा कम खर्च गरेर अर्थतन्त्र परिचालन गर्ने नीतिलाई हामीले आज चाहिँ हामीले के बुझ्नु पर्यो भने हामीले चाहिँ यसमा चाहिँ हामीले के बुझ्नु पर्यो भने यो संकुचनकारी वित्त नीतिमा चाहिँ सरकारले मितव्ययिता अवलम्बन गरेको हुन्छ, बजेट पनि सानो आकारको बनाउँछ, स्रोत साधन नभएको बजेट उसले बनाउँदै बनाउँदैन, बिना स्रोत पनि बजेट बनाउन सकिन्छ, प्रतिबद्धताकै आधारमा त्यो काम गर्दैन। त्यसैले यो संकुचनकारी वित्त नीतिबाट आर्थिक क्रियाकलापहरू विस्तार हुने सम्भावना पनि कम हुन्छ, रोजगारी बढ्ने सम्भावना पनि कम हुन्छ, विकास निर्माणका कामहरू द्रुत गतिमा जाने सम्भावना पनि कम हुन्छ। तर मितव्ययिता र अनुशासन चाहिँ कायम हुन्छ, ऋणको भार पनि बढ्दैन, अर्थतन्त्र सन्तुलित चाहिँ भइरहेकै हुन्छ। त्यसैले हामीले चाहिँ विस्तारकारी र संकुचनकारी होइन कि विस्तारकारी पनि होइन संकुचनकारी पनि होइन, समय सापेक्ष तटस्थ अथवा समय र परिवेश अनुरूपको वित्त नीति हामीले अवलम्बन गर्नुपर्ने हुन्छ। त्यस्तो वित्त नीति जसले स्रोत साधनको परिचालन पनि गरोस्, स्रोत साधनलाई मितव्ययितापूर्ण ढङ्गबाट परिचालन पनि गर्न सकोस् र सँगसँगै चाहिँ यस्तो वित्त नीति जसले विकास निर्माणलाई डिस्करेज पनि नगरोस् र सरकारको फजुल खर्चमा नियन्त्रण पनि गरोस्, त्यस्तो हिसाबको वित्त नीतिकोलाई हामीले तटस्थ वित्त नीति भनेर भन्छौँ। यसलाई कसियस पनि भन्छ, विवेकशील वित्त नीति पनि भनिन्छ। त्यस्तो विवेकशील वित्त नीति नै अहिलेको आवश्यकता हो हाम्रो, संकुचनकारी पनि होइन विस्तारकारी पनि होइन भनेर हामीले भन्छौँ। तर सङ्घीय प्रणाली अलिकति महँगो भएको, हामीले आर्थिक समृद्धि ठुलो परिमाणमा हासिल गर्नुपर्ने कारणले र हाम्रो चाहिँ महत्त्वाकाङ्क्षी लक्ष्यहरू भएको कारणले केही न केही मात्रामा हाम्रो वित्त नीति चाहेर वा नचाहेर यो विस्तारकारी नै हुन्छ भनेर हामीले बुझ्नु पर्यो। हामीले जस्तोसुकै परिवेशमा पनि संयम हुँदै वित्त नीति त बनाउनु पर्ने हुन्छ, तर हाम्रो बाध्यता नै के छ त भन्दा हाम्रो बढ्दो आर्थिक वृद्धि, हाम्रो बढ्दो आकाङ्क्षा आम नागरिकहरूको र द्रुत दरमा विकास गर्नुपर्ने कारणले कुनै न कुनै रूपमा हाम्रो वित्त नीति चाहिँ विस्तारकारी भएको देखिन्छ। त्यसैले विस्तारकारी वित्त नीति हाम्रो खराबै हो त हामी भन्दैनौँ, ऋणको मात्रा पनि बढिरहेको छ, सरकारको राजस्व पनि चाहेको अवस्थामा हामीले बढाउन सकिरहेको छैनौँ, त्यसैले सरकारी राजस्वलाई पनि बढाउँदै जाने, ऋणहरू पनि बढाउँदै जाने, सरकारी लगानी पनि बढाउँदै जाने र आर्थिक वृद्धि हासिल गर्ने बाटोमा जानुपर्ने हुनाले त्यही मात्रामा हाम्रो वित्त नीति यो चाहिँ नि विस्तारकारी नै हुनुपर्ने देखिन्छ भनेर हाम्रो बाध्यता पनि त्यही हो, रियालिटी पनि त्यही हो भन्ने हिसाबले तपाईँहरूले उत्तर लेख्नु पर्यो, जान्नु पर्यो। यो मैले दुईवटा कुरा चाहिँ आर्थिक नीति र वित्त नीतिको बारेमा बताएँ। अब मौद्रिक नीतिको बारेमा म कुरा गर्छु, त्यसपछि तपाईँले त्यहाँ के कुराहरू सोध्न मन लाग्छ मलाई च्याट बक्समा लेखिराख्नु होला, म सम्बोधन गरिदिन्छु सबै। मौद्रिक नीति भन्नाले चाहिँ हामीले केलाई बुझ्छौँ भने ब्याज दर र मुद्रा प्रदाय दुइटा भन्छ, मुद्रा प्रदाय भनेको चाहिँ नि हाम्रो मनी सप्लाई भनेर भन्छ, मुद्रा प्रवाह हो खासमा प्रदाय भन्दा पनि, इन्फ्लेसन होइन कि मुद्रा प्रवाह, ब्याज दर र मुद्रा प्रवाहको माध्यमबाट अर्थव्यवस्थामा उत्पादन वृद्धि गर्ने, सन्तुलन कायम गर्ने, अर्थव्यवस्थामा अपेक्षित परिवर्तन ल्याउने नीतिलाई हामीले मौद्रिक नीति भनेर भन्छौँ। ब्याज दरको मात्रा माध्यमबाट र मुद्रा प्रवाहको माध्यमबाट अर्थव्यवस्थामा वाञ्छित परिवर्तन लिएर आउने, अपेक्षित परिवर्तन ल्याउने नीतिलाई नै हामीले मौद्रिक नीति भनेर भन्छौँ। अर्को सौदा भन्यो भन्दाखेरि चाहिँ मौद्रिक नीतिलाई चाहिँ केन्द्रीय ब्याङ्कद्वारा साख नियन्त्रण गर्नको लागि लिएको नीति हो भनेर पनि भन्दै गरिन्छ। मौद्रिक व्यवस्थापनको लागि केन्द्रीय ब्याङ्कद्वारा जारी गर्ने नीतिलाई पनि हामीले मौद्रिक नीति भनेर भन्छौँ। विशेष गरिकन उत्पादनमा वृद्धि गर्न, रोजगारी सिर्जना गर्न र अर्थव्यवस्थामा सन्तुलन कायम गर्न केन्द्रीय निकाय, केन्द्रीय मौद्रिक निकायद्वारा जारी गरिने नीतिलाई हामीले मौद्रिक नीति भनेर भन्छ। तिनवटा कुरा हामीले बुझ्नु पर्यो, उत्पादन वृद्धि, रोजगारी सृजना र अर्थव्यवस्थामा सन्तुलन ल्याउन केन्द्रीय ब्याङ्कद्वारा जारी गरिने नीतिलाई हामीले मौद्रिक नीति भनेर भन्छौँ। ब्याज दरमा परिवर्तन गरेर, मुद्रा प्रवाहमा परिवर्तन गरेर, मनी सप्लाई र इन्ट्रेस्ट रेटमा परिवर्तन गरी अर्थव्यवस्थामा सन्तुलन ल्याउने नीति नै मौद्रिक नीति हो भनेर हामीले बुझ्न सक्छौँ। अब अर्को के बुझ्नु पर्यो भने मौद्रिक नीति चाहिँ सरकारको आर्थिक नीतिको एउटा महत्त्वपूर्ण अङ्ग हो। अब यो मौद्रिक नीतिमा विशेष गरिकन विभिन्न उद्देश्यहरू रहेका हुन्छन् मौद्रिक नीतिका, जस्तै मूल्य स्थिरता, विनिमय दरमा स्थिरता, मुद्राको तटस्थता, उच्च आर्थिक वृद्धि तथा रोजगारी, वित्तीय क्षेत्रको स्थायित्व, भुक्तानी सन्तुलनलाई अनुकूल बनाउने, पुनः रोजगारी प्राप्त गर्ने, ब्याज दर स्थायित्व गर्ने, ब्याङ्किङ प्रणालीको विकास गर्ने, वित्तीय पहुँच विस्तार गर्ने, वित्तीय साक्षरता प्रवर्धन गर्ने, पुँजी बजार र मुद्रा बजारलाई सन्तुलित बनाउने जस्ता कुराहरू चाहिँ, जस्ता उद्देश्यहरू चाहिँ मौद्रिक नीतिका रहेका छन्। मुख्यतः मौद्रिक नीतिको उद्देश्य मुद्रास्फीतिलाई नियन्त्रण गर्ने हो, इन्फ्लेसन कन्ट्रोल गर्ने हो, अनि एक्सचेन्ज रेट, फरेन एक्सचेन्ज रेट भनेर भन्छ, विदेशी विनिमय दरमा स्थायित्व कायम गर्ने हो, भुक्तानी सन्तुलनमा स्थायित्व कायम गर्ने हो, बाह्य क्षेत्र सन्तुलन कायम गर्ने हो, शोधनान्तर स्थितिमा सन्तुलन कायम गर्ने हो, आर्थिक स्थायित्व, समग्र अर्थव्यवस्थाको स्थायित्व कायम गर्ने यसको मुख्य उद्देश्य हो। साख नियन्त्रण भनेको ब्याङ्क तथा वित्तीय संस्थाहरूले ठुलो परिमाणमा कर्जा प्रवाह गर्छन्, ठुलो परिमाण आफूसँग जति पैसा छ त्यसको 100 times बराबर उनीहरूले कर्जा प्रवाह गर्न सक्छन्। उनीहरूसँग बढीभन्दा बढी साख सिर्जना गर्ने अधिकार हुन्छ, साख सिर्जना गर्ने शक्ति हुन्छ। यसरी बढीभन्दा बढी साख सिर्जना भयो, आफूसँग भएको पैसा, आफूसँग भएको तरलता, आफूसँग भएको स्रोत साधनभन्दा पनि बढी कर्जा परिचालन भएर, कर्जा परिचालन भयो त त्यसलाई ब्याक गर्ने अथवा त्यसलाई चाहिँ सपोर्ट गर्ने सम्पत्ति भएन भने त्यो बेलामा चाहिँ अर्थव्यवस्था चाहिँ ध्वस्त हुन्छ। त्यसैले ब्याङ्क वित्तीय संस्थाहरूले धेरैभन्दा धेरै ऋण प्रवाह नगरून्, एकदमै आफ्नो सम्पत्ति अथवा आफ्नो आफूले धान्न सक्ने क्षमतामा मात्र उनीहरूले ऋण प्रवाह गरून् भनेर उसले चाहिँ केन्द्रीय ब्याङ्कले साख नियन्त्रण गर्छ। साख नियन्त्रण भनेको कर्जामा नियन्त्रण गर्ने, कर्जामा नियन्त्रण गर्ने। अब कुरा के बुझ्नु पर्यो भने ब्याङ्क वित्तीय संस्थाहरूले आफ्नो आफ्नोसँग भएको पुँजी भन्दा पनि कैयौँ गुणा बढी चाहिँ उनीहरूले कर्जा प्रवाह गर्छ यदि केन्द्रीय ब्याङ्कले नियन्त्रण गर्दैन भने। यसरी कर्जा प्रवाह गर्यो भने त्यसले इन्फ्लेसन बढाउँछ, त्यसले मनी सप्लाई बढाउँछ, त्यसले गर्दाखेरि चाहिँ बजारमा चाहिँ उत्पादन अनुत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुन्छ, जसले गर्दा अर्थव्यवस्था तहस नहस हुन्छ। केही समय त अर्थव्यवस्था राम्रो हुन्छ, 5 महिना, 6 महिना, 1 वर्ष जस्तो, त्यसपछि अर्थव्यवस्था धराशायी हुन जान्छ। त्यसैले समयमै त्यसलाई नियन्त्रण गर्ने कामलाई हामीले साख नियन्त्रण भनेर भन्छौँ। मनी सप्लाई भनेको बजारमा चाहिँ मान्छेलाई, मान्छेहरूसँग प्रशस्त मात्रामा पैसा हातमा हुनेलाई चाहिँ मनी सप्लाई भनेर भन्छ। राष्ट्र ब्याङ्कले मनी सप्लाई गर्नु पर्यो, धेरै मनी सप्लाई गर्नु पर्यो भने नोट छाप्दियो कि मान्छेको हातमा धेरै पैसा पर्ने हुन्छ। नोट छाप्ने सस्तो ब्याज दरमा मान्छेलाई पैसा दिने, मान्छेलाई त फटाफट हातमा पैसा आउँछ, तपाईँलाई एकदमै धितो पनि नराखिकन त्यसपछि गएर तपाईँलाई एकदमै कम ब्याज दरमा ऋण दिने, ऋण दिने प्रयोजनको लागि राष्ट्र ब्याङ्कले सबै ब्याङ्क वित्तीय संस्थालाई पैसा दियो छापेर, नोट छापेर। भनेपछि यो के भयो त, मुद्रा चाहिँ यसले के भयो त, ठुलो मात्रामा मनी सप्लाई भयो बजार। यसरी मनी सप्लाई धेरै भयो भने, धेरै मनी सप्लाई हुनु भनेको चाहिँ के रहेछ त, अर्थव्यवस्थामा प्रतिकूल प्रभाव पर्ने रहेछ। त्यसैले मनी सप्लाईलाई पनि कन्ट्रोल गर्ने काम चाहिँ केन्द्रीय ब्याङ्कले नै गर्छ। यसले साखको पनि नियन्त्रण गर्छ, कर्जालाई पनि नियन्त्रण गर्छ, मनी सप्लाई पनि नियन्त्रण गर्ने काम चाहिँ केन्द्रीय ब्याङ्कले गर्छ। त्यो दुइटैलाई नियन्त्रण गरेर, त्यो दुइटैलाई ठिक्क आकारमा राखेर अर्थव्यवस्थामा सन्तुलन ल्याउने र स्थायित्व कायम गर्ने काम चाहिँ हाम्रो मौद्रिक नीतिले गर्छ भनेर भनेको। शोधनान्तर स्थिति भनेको चाहिँ समग्र विदेशी मुद्राको सञ्चितलाई हामीले शोधनान्तर स्थिति भन्छौँ, समग्र विदेशी मुद्राको सञ्चिति, अनि त्यसपछि गएर हाम्रो विदेशी सम्पत्तिको सञ्चय, हामी कति गरेका छौँ, हामीसँग कति परिमाणमा विदेशी सम्पत्ति छ, कति परिमाणमा हाम्रो विदेशी मुद्राको सञ्चिति छ, त्यसलाई हामीले शोधनान्तर स्थिति भनेर भन्छौँ। शोधनान्तर स्थिति भनेको चाहिँ इनफ्लो एन्ड आउटफ्लो अफ मनी हो, नेपालबाट पैसा बाहिर कति जान्छ र नेपालमा पैसा बाहिरबाट कति आउँछ। यदि बाहिरबाट नेपालमा आउने पैसा बढी भयो, नेपालबाट बाहिर पैसा जाने भन्दा बाहिरबाट नेपालमा पैसा आउने बढी भयो भने शोधनान्तर स्थिति मजबुत हुन्छ। नेपालबाट पैसा बाहिर बढी जाने र बाहिरबाट पैसा कम आउने भयो भने शोधनान्तर स्थिति चाहिँ कमजोर हुन्छ। त्यसैले शोधनान्तर स्थिति भनेको एउटा मुलुकबाट रेस्ट अफ द वर्ल्डमा, हाम्रो चाहिँ नेपालबाट सारा संसार विश्वभरि हामीले कति पैसा बाहिर पठाउँछौँ र सारा संसार विश्वबाट नेपालमा कति पैसा आउँछ, त्यसलाई हामीले शोधनान्तर भनेर भन्छौँ। शोधनान्तर र ब्यालेन्स अफ पेमेन्ट भनेको एउटै हो, त्यसलाई भुक्तानी सन्तुलन पनि भनेर भन्छ। यो भुक्तानी सन्तुलन चाहिँ व्यापार खाता र लगानी खाताको समष्टिगत स्वरूप हो। व्यापार खाता, लगानी खाता र वित्तीय खाता भन्ने पनि हुन्छ। व्यापार खाता, लगानी खाता र वित्तीय खाताको समष्टिगत स्वरूप नै शोधनान्तर स्थिति हो, भुक्तानी सन्तुलन हो। यसले हाम्रो नेट एसेट्स, कुल विदेशी सम्पत्ति, कुल विदेशी मुद्रा नेपालमा कति छ, एक निश्चित समय अवधिमा हरेक महिनामा कति छ, एक वर्षमा कति हुन्छ भनेर देखाउने काम चाहिँ यसले गर्छ। यसरी चाहिँ यसलाई सन्तुलित गर्ने काम पनि त्यसले गर्छ, मुद्रा नीतिले गर्छ भनेर हामीले भन्छौँ। अनि अर्को चाहिँ यसको चाहिँ मैले मुद्रा नीतिको उद्देश्यहरूको बारेमा कुरा गरौँ। मूल्य स्थिरता चाहिँ यसको महत्त्वपूर्ण उद्देश्य हो, प्राइस इन्फ्लासन बढ्न नदिने, मूल्यलाई स्थिर राख्ने यसको उद्देश्य हो। विनिमय दरलाई स्थिर बनाउने, यो डलरसँग नेपाली मुद्राको तलमाथि हुन नदिने, यद्यपि हाम्रो स्थिरै छ, भारतसँग चाहिँ हामीले स्थिर विनिमय दर अवलम्बन गरेको कारणले गर्दा भारतमा परिवर्तन भए मात्रै परिवर्तन हुन्छ, अन्यथा हुँदैन, त्यसलाई विनिमय दरमा स्थिरता भनेर भन्छ। अर्को मुद्राको तटस्थता, धेरै मुद्रा बजारमा प्रवाह गर्ने पनि होइन, थोरै प्रवाह गर्ने पनि होइन, ठिक्क आवश्यक मात्रामा चाहिँ मनी सप्लाई चाहिँ बजारमा गर्ने यसको उद्देश्य हो। उच्च आर्थिक वृद्धि र रोजगारी हासिल गर्ने पनि यसको उद्देश्य हो। वित्तीय क्षेत्रमा स्थायित्व गर्ने, कायम गर्ने पनि यसको उद्देश्य हो। मुद्रा नीतिको भुक्तानी सन्तुलनलाई उपयुक्त बनाउने पनि हो, रोजगारी सृजना गर्ने पनि हो, आर्थिक असमानता घटाउने पनि हो, समावेशी वित्तीय विकास गर्ने पनि हो, ब्याज दरमा स्थायित्व कायम गर्ने पनि यसको उद्देश्य हो, बैङ्किङ प्रणालीको विकास गर्ने पनि हो, मुद्रा र पुँजी बजारको सञ्चालन पनि हो, त्यो हो भनेर हामीले भन्छौँ। अब मुद्रा नीतिको महत्त्व के छ भनेर भन्यो भने चाहिँ मुद्रास्फीति नियन्त्रण गर्छ, यसले तरलताको व्यवस्थापन गर्छ, ब्याज दरको, मुद्रा र ब्याज दरको संरचनालाई राम्रो बनाउँछ, यसले वित्तीय संस्थाहरूको निर्माण गर्छ, वित्तीय निकायहरूको व्यवस्थापन गर्छ, वित्तीय उपकरणको विकास गर्छ, विदेशी सञ्चितको व्यवस्थापन गर्छ। यसको महत्त्वको बारेमा लेख्नु पऱ्यो भने त्यस कारणले वित्तीय नीति महत्त्वपूर्ण छ भनिन्छ। सरकारको ब्याङ्कको रूपमा काम गर्छ यसले भनेर भन्छौँ। औद्योगिक विकासको लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँछ यसले भनेर पनि यसको महत्त्व छ भने लेख्छौँ। विभिन्न अध्ययन अनुसन्धान गर्छ यसले भनेर पनि यसको महत्त्वमा लेख्न सकिन्छ। अब हामीले चाहिँ हाम्रो जस्तो कन्ट्रीमा वित्तीय यो मौद्रिक नीतिको उद्देश्य के हुन्छ भन्यो भने इम्प्लोयमेन्ट क्रिएट गर्ने हो, उत्पादन बढाउने हो, ब्यालेन्स अफ पेमेन्टलाई ठिक आकारमा राख्ने हो, मूल्य स्थिरता कायम गर्ने हो, विनिमय दरलाई स्थायित्व बनाउने हो, इकोनोमिक ग्रोथलाई चाहिँ टेवा पुर्याउने हो, त्यसपछि गएर आएको असमानतालाई कम गर्दै जाने पनि यसको उद्देश्य हो भनेर हामीले मुद्रा नीतिको उद्देश्यलाई यी हुन् नेपालमा भनेर हामी भन्न सक्छौँ है। यसको नेपालमा भनेर सोध्यो भने त रहेको देख्न सक्नुहुन्छ। अब यो मनी सप्लाईबाट चाहिँ कसरी इन्फ्लासन कन्ट्रोल हुन्छ भन्दाखेरि चाहिँ हाम्रो अतिथिले सोध्नु भएको छ, मनी सप्लाई कम भयो भने, वेन यु रिड्युस द मनी सप्लाई इन द मार्केट, जब तपाईँले बजारमा मनी सप्लाईलाई कम गर्नुहुन्छ, देन इन्फ्लासन विल बी कन्ट्रोल, अटोमेटिकली कन्ट्रोल। मान्छेसँग पैसा भएन भने स्वतः इन्फ्लासन कन्ट्रोल हुन्छ। तर कसरी बुझ्नु पऱ्यो भने यो अलिक कन्ट्रोभर्सी चाहिँ छ, बजारमा चाहिँ मौद्रिक नीतिको कारणबाट मात्रै इन्फ्लासन कन्ट्रोल हुँदैन, नेपालमा त मौद्रिक नीतिले इन्फ्लासन कन्ट्रोल गर्न सक्दैन। यद्यपि सिद्धान्तमा मौद्रिक नीतिबाट नै इन्फ्लासन कन्ट्रोल गर्ने भनिएको हुन्छ, बजारमा कम पैसा प्रवाह भयो भने आफै मुद्रा स्फीति कम हुन्छ, महँगी कम हुन्छ भन्ने मान्यता राखिएको हुन्छ सिद्धान्त, इकोनोमिस्टले पनि त्यही भन्छ। त्यो अलिक फरक छ, अहिले मेघराजको कुरा अहिले गरौँला। हामीले चाहिँ के बुझ्नु पऱ्यो भने, यहाँ अहिले पहिला अदितिजीको कुरामा तपाईँ लाग्नुहोस्, त्यसपछि तपाईँको कुरामा लाग्नु होला। इन्फ्लासन भनेको के हो भने, वस्तुको मूल्य बढ्ने, मुद्राको मूल्य घट्ने लाई हामीले इन्फ्लासन भनेर भन्छौँ। किशोर सिग्रेलजीले सोध्नु भएको छ, इन्फ्लासन भनेको वस्तुको मूल्य बढ्ने, मुद्राको मूल्य घट्ने, कामलाई अथवा घट्ने प्रक्रियालाई हामीले इन्फ्लेसन भनेर भन्छौँ. टु मच मनी सेज टु फ्यु गुड्स, धेरै पैसाबाट थोरै माल सामान मात्रै किन्न सकिने भनेकै मुद्रास्फीति हो, त्यसलाई यसरी पनि बुझिन्छ. टु मेनी मनी सेज टु फ्यु गुड्स, धेरै पैसाले थोरै वस्तुको विनिमय हुने, त्यसलाई हामीले इन्फ्लेसन भनेर भन्छौँ. अनि अर्को चाहिँ हामीले इन्फ्लेसन भनेको चाहिँ अर्को के नि बुझ्नु पऱ्यो भने एक निश्चित समय अवधिमा सबै वस्तुको मूल्य, अर्थव्यवस्थामा भएका सबै वस्तु तथा सेवाको मूल्यमा क्रमिक रूपमा हुने वृद्धिलाई नै हामीले इन्फ्लेसन भनेर भन्छौँ. यो अलिक गहिरोसँग लेख्नु पऱ्यो भने, लामो लेख्नु पऱ्यो भने तपाईँ त्यसै लेख्नु पऱ्यो. अनि अब यो मनी सप्लाईले चाहिँ इन्फ्लेसन कन्ट्रोल गर्छ. जब मुद्रा नै कम बजारमा जान्छ भनेपछि मान्छेले किन्ने कन्जम्सन मान्छेको घटिहाल्छ, मान्छे किन्न पैसा लिएर बजारमा जाने नै कम हुन्छन्, अनि अटोमेटिकली मुद्रा चाहिँ कम हुन्छ, मतलब महँगी कम हुन्छ भन्ने यसको मान्यता. मान्छेले घटाएर बेच्नु पऱ्यो अब किन्ने मान्छे नभएपछि भन्ने यसको मान्यता. सिद्धान्त पनि त्यही हो, व्यवहार पनि त्यही हो. तर नेपाल जस्तो कन्ट्री जहाँ उत्पादन हुँदैन, जहाँ बाहिरबाट सामान ल्याएर चाहिँ हामीले गुजारा गर्नुपर्ने हुन्छ, अब त्यसरी उत्पादन पनि नहुने, धेरै परिमाणमा उत्पादन नहुने, बाहिरबाट सामान आयात गरेर चाहिँ मात्र उपभोग गर्नुपर्ने अर्थव्यवस्थामा भने मनी सप्लाईबाट यो इन्फ्लेसन कन्ट्रोल गर्न सकिन्न. यो मनी सप्लाईलाई के भन्छ, यसलाई इन्फ्लेसन कन्ट्रोल गर्न उत्पादन बढाउनु पर्यो, निर्यात बढाउनु पर्यो, आयात प्रतिस्थापित गर्नु पर्यो, बाहिरबाट केही पनि सामानहरू किन्नु भएन, धेरै धेरै उत्पादन गर्नु पर्यो, रियल सेक्टरमा लगानी गर्नु पर्यो. यति धेरै उत्पादन होस् कि हाम्रो डिमान्डभन्दा पनि बढी उत्पादन भएको हुनु पर्यो. मानौँ एक दिनमा नेपालमा चाहिँ तपाईँलाई चाहिँ भनौँ न 3 करोड लिटर चाहिँ दुध, 2 करोड लिटर चाहिँ दुध आवश्यक पर्छ भने नेपालमा 5 करोड लिटर दुध उत्पादन हुने अवस्था आयो भने महँगी बढ्दैन, किनकि उत्पादनै त्यो मात्रामा भयो. एक वर्षमा चाहिँ नेपालीहरूले, एक महिनामा नेपालीहरूले चाहिँ नेपालमा चाहिँ 20,000 खसी बोकाहरू एक महिनामा चाहिँ खपत हुन्छ, कन्जम्सन हुन्छ. हामी कहाँ मन्थली चाहिँ 40,000 खसी बोका उत्पादन हुन्छ भने स्वतः मूल्य घट्छ, किनकि उत्पादन बढी भयो, त्यसले गर्दाखेरि घट्ने हुन्छ बाहिरबाट ल्याउनु नपरेको अवस्थामा. तरकारीको पनि त्यही हो, आलुको त्यही हो, गोलभेडा त्यही हो, धान चामल गहुँ मकै जति पनि हामीलाई आवश्यक पर्ने कुराहरू हुन्छन् यहीँ नेपालमै उत्पादन हुने अवस्था भएको भए हामीले यो मौद्रिक नीतिबाट चाहिँ सिधा नियन्त्रण गर्न सक्थ्यौँ मुद्रास्फीति. तर नेपालमा उत्पादन हुँदैन, बाहिरबाट आयात गर्नुपर्छ, बाहिरबाट आयात गर्नुपर्दा बित्तिकै बाहिर अर्को कन्ट्रीमा महँगी बढेको छ भने त्यसको मार पनि हामीलाई परिरहेको हुन्छ. इन्डियामा मूल्य बढ्यो भने नेपालमा स्वतः मूल्य बढ्छ, किनकि त्यहीँबाट आयात गर्ने हो. त्यो मौद्रिक नीतिले त केही पनि गर्न सक्दैन. मान्छेको हातमा पैसा नदिए पनि अत्यावश्यक वस्तु त किन्नुपर्छ, दाल किन्नै पऱ्यो, चामल किन्नै पऱ्यो, तरकारी किन्नै पऱ्यो, महँगो भने किन्नु पऱ्यो, त्यो त बाध्यता भयो. त्यसले त मुद्रास्फीति त नियन्त्रण गरेन. त्यसैले यो चाहिँ यद्यपि मनी सप्लाईबाट मौद्रिक नियन्त्रण, महँगी नियन्त्रण त हुन्छ, तर नेपाल जस्तो कन्ट्री जहाँ खुला बोर्डर छ, नेपाल जस्तो कन्ट्री जहाँ आयातमुखी अर्थव्यवस्था छ, त्यहाँ मनी सप्लाईबाट महँगी नियन्त्रण गर्न कठिन हुन्छ. कार्टेलिङलाई रोकेर सरकारले उत्पादन बढाएर मान्छेहरूको उत्पादनशील क्षेत्रमा कर्जा चाहिँ उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गरेर हामी महँगी नियन्त्रण गर्न सक्छौँ. नेपाल राष्ट्र ब्याङ्कले मनी सप्लाई चाहिँ उत्पादनशील क्षेत्रमा गरेर चाहिँ महँगी नियन्त्रण गर्नको लागि हेल्प गर्न सक्छ. मनी सप्लाई त गर्ने तर उत्पादनशील क्षेत्र कृषिमा, उद्योगमा, रोजगारी सृजना गर्ने कुरामा गरेर चाहिँ गर्न सक्छ भनेर बुझ्नु पर्यो. अधिदेवीजीले सोधेको क्वेसन चाहिँ ठिक थियो, राम्रो थियो, उहाँले कतिको बुझ्नुभयो. मैले यहाँ त्यसलाई व्याख्या त राम्ररी नै गर्दै छु, तर अब कतिको बुझ्नुभयो यो थाहा भएन मलाई है. मैले इन्फ्लेसनको बारेमा बताइदिएँ, किशोर सिद्धले सोध्नु भएको छ. सोधेकोहरूले बुझ्नुभयो भने सर बुझियो भनेर लेख्नु होला, त्यसपछि मलाई अनि ए अब कुन लेभलको मैले बुझाइदिनु हो भन्ने कुरा मलाई सोच्न सजिलो हुन्छ है. बुझ्यो भने त्यहाँ बुझे लेख्नुहोस्, बुझेन भने थप भनेर लेख्नुहोस्. अब एउटा चाहिँ नि अहिले यो वित्तीय नीति र वित्त नीति चाहिँ नि फरक र एउटै कुरा चाहिँ हामीले दुईवटा रूपमा बुझ्नुपर्ने हुन्छ. मेघराज आचार्यजी, तपाईँले चाहिँ तपाईँको पाठमा दुईवटा कुरा छ, त्यहाँ चाहिँ सार्वजनिक वित्त र यो सामाजिक उत्तरदायित्व, त्यहाँ चाहिँ वित्त र सामाजिक उत्तरदायित्व भनेको ठाउँमा यो वित्त नीति र वित्तीय नीति भनेको फरक हो. वित्तीय नीति भनेको चाहिँ यो हामीले प्राइभेट सेक्टरले अवलम्बन गरेलाई भन्छौँ, सरकारले गर्नेलाई वित्त भनेर भन्छौँ, त्यो योजना बजेटको कुरा गरिरहँदा, सामाजिक उत्तरदायित्वको कुरा गरिरहँदा. तर खास त वित्त र वित्तीय भनेको एउटै नै हो, त्यसलाई हामीले फिस्कल रिसोर्सेस भनेर भन्छौँ. फरक चाहिँ हामीले केमा बुझ्छौँ भने प्राइभेट फाइनेन्सिङ हो कि त्यो पब्लिक फाइनेन्सिङ, त्यसमा मात्रै हामीले फरक खोज्नुपर्ने हुन्छ। जहाँ सामाजिक उत्तरदायित्व सहितको चाहिँ तपाईँले वित्त नीति भनेर भनेको छ त्यो चाहिँ हाम्रो प्राइभेट सेक्टरबाट फाइनेन्सिङ हुने हो भने, जहाँ राजस्व खर्चसँग केन्द्रीय योजना नीतिसँग सम्बन्धित छ त्यो चाहिँ फिस्कल पोलिसी हो, सरकारको वित्त नीति हो भनेर हामीले बुझ्नु पर्यो। त्यतिमा मात्रै फरक हो, अरूमा त त्यो फरक छैन। अब हामीले के बुझ्नु पर्यो भने यो ओहो यो चाहिँ कमल सुवेदीजीले चाहिँ फेरि कहाँ अघि नै बुझाएको कुरामा दोहोरिने जस्तो आयो। ठिक छ, म बताइदिउँला, यो मोनिटरी पोलिसी र फिस्कल पोलिसीको अहिलेको विशेषता के हो भने, तपाईँले बजेटबाट पढ्नुहोस्। मोनिटरी पोलिसीको विशेषता मैले बताइदिउँला, फिस्कल पोलिसीको आफै बजेटबाट तपाईँले पढ्नु होला, त्यो पनि छोथोरै म भनिदिन्छु। अब चाहिँ मौद्रिक नीति तर्जुमा गरेर ध्यान दिने कुरा नि म भनिदिउँला, वित्तीय नीति कार्यान्वयन कसरी सहयोग पुऱ्याउँछ र उपकरणसम्म, अब त्यहाँ नजोड्नुहोस् ल, धेरै क्वेसन नजोड्नुहोस्, मेरो त्यहाँ च्याट बक्समा देखिँदैन, भरिसकेको छ। यो उपकरण चाहिँ के हो त भनेर बनाइदिन्छु तपाईँलाई, पहिला यो उसको उपकरणहरू त्यहाँबाट मात्रै, अब धेरै नजोड्नुहोस् ठ्याक्कै नजोड्नुहोस् ल, त्यति मात्रै लेख्नुहोस्। अहिले जति लेख्नु भएको छ, अब क्वेसन नथप्नु होला, म सकिसक्छु अनि मैले थप्नु होला। उपकरण चाहिँ भनेको ब्याज दर चाहिँ मौद्रिक नीतिको एउटा उपकरण हो, ब्याङ्क दरलाई पनि हामीले मौद्रिक नीतिको उपकरणमा लिन्छौँ, निक्षेप दरहरू पनि यसको मौद्रिक नीतिको उपकरण हो, रिपो रिभर्स रिपोहरू भन्ने पनि मौद्रिक नीतिका उपकरणहरू, ट्रेजरी बिल रिपो रिभर्स रिपो, विभिन्न प्रकारका ऋणपत्रहरू, छोटो अवधिका ऋणपत्रहरूलाई पनि मौद्रिक नीतिको उपकरणको रूपमा हामीले लिन्छौँ। त्यसपछि ब्याङ्क दर हुन्छ, सिसिआर क्यास रिजर्भ रेसियो भन्ने हुन्छ, पुनर्कर्जा दर पनि हुन्छ, कर्जा दर पनि हुन्छ, ती चाहिँ मौद्रिक नीतिका उपकरणहरू हुन् भनेर बुझ्नु पर्यो। मैले धृतिकृष्ण श्रेष्ठजीलाई यो कुरा बुझाएँ। अनि अर्को चाहिँ मौद्रिक नीतिले वित्तीय नीति कार्यान्वयनमा कसरी सहयोग पुऱ्याउँछ भनेर भनेको छ। मौद्रिक नीतिले वित्तीय नीति कार्यान्वयनमा सहयोग पुऱ्याउँछ किनकि वित्तीय नीतिले चाहिँ उत्पादनमा वृद्धि गर्ने, उत्पादनशील क्षेत्रमा कर्जा मतलब स्रोत साधनको प्रभाव गर्ने जस्ता उद्देश्यहरू राखेको हुन्छ। मौद्रिक नीतिले चाहिँ वित्तीय नीतिले परिकल्पना गरेको आर्थिक उद्देश्य हासिल गर्न, मौद्रिक नीतिले वित्तीय नीतिले परिकल्पना गरेको वृद्धि हासिल गर्नको लागि उसले कर्जा प्रवाह गर्छ, यो प्रायोरिटी सेक्टरमा कर्जा प्रवाह गर्छ, जसले इन्क्लुसिभनेस समावेशिता लिएर आउँछ। प्रायोरिटी सेक्टर भनेको विभिन्न जात जाति क्षेत्र वर्ग लिङ्ग भाषाभाषी गरिबीको रेखामुनि रहेका अथवा अति गरिबहरूलाई त्यसलाई चाहिँ त्यसले कर्जा प्रवाह गर्छ, त्यसलाई प्रायोरिटी सेक्टरमा कर्जा प्रवाह गर्ने भनेर भन्छ एउटा। अर्को यसले चाहिँ के गर्छ भन्दाखेरि कृषि, घरेलु तथा लघु उद्यम, ऊर्जा, पर्यटन जस्तामा चाहिँ तोकेर नै यति यति कर्जा प्रवाह गर है भनेर ब्याङ्क वित्तीय संस्थालाई भनेको हुन्छ। त्यसबाट वित्तीय नीति तर्जुमा वित्तीय नीतिको कार्यान्वयनमा सहयोग पुग्छ किनकि त्यसले पर्यटनको वृद्धि हुन्छ, कृषिको वृद्धि हुन्छ, उद्योगको व्यवसायको विकास हुन्छ, त्यसको माध्यमबाट पनि सहयोग पुग्छ। अर्को पुनर्कर्जा फेसिलिटी उपलब्ध गराउँछ, उद्योग व्यवसायलाई आवश्यक पर्ने रकम उपलब्ध गराउने, थप पुँजी उपलब्ध गराउने काम पनि मौद्रिक नीतिबाट हुन्छ। त्यसबाट पनि तपाईँको हामीलाई यो वित्त नीतिको परिचालनमा सहयोग पुग्छ। वित्त नीतिलाई आवश्यक पर्ने ऋणहरू वित्त नीति कार्यान्वयन गर्नको लागि उठाउनु पर्ने आन्तरिक ऋण चाहिँ मौद्रिक नीतिले उठाइदिने, त्यो मौद्रिक नीतिकोबाट नै नेपाल राष्ट्र ब्याङ्कबाट उठ्छ। त्यसले चाहिँ विभिन्न उपकरणहरू निष्कासन गरेर सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋणको व्यवस्था गरेर पनि मौद्रिक नीतिको परिचालनमा सहयोग पुऱ्याउँछ। अर्को वित्त नीतिले अर्को मौद्रिक नीतिले वित्त नीतिलाई कसरी सहयोग पुऱ्याउँछ भन्दा, मौद्रिक नीतिबाट चाहिँ इन्फ्लेसनमा सरकारले कन्ट्रोल गर्न खोजेको इन्फ्लेसन राख्न खोजेको मुद्रास्फीतिलाई परिचालन गरेर पनि यसले सहयोग पुऱ्याउँछ। अर्को चाहिँ यसले विभिन्न प्रकारको स्रोत साधनहरू उपलब्ध गराउँछ आयात गर्नको लागि, आयात गर्नको लागि चाहिने विभिन्न विदेशी मुद्राको उपयोग पनि यसले गराइदिन्छ। त्यो मार्फतबाट पनि यसले चाहिँ वित्त नीतिलाई कार्यान्वयन गर्नको लागि सहयोग पुऱ्याउँछ। अर्को वित्त नीतिले चाहेको उत्पादन गर्न, चाहेको स्रोत साधनको परिचालन गर्न, चाहेको वित्त नीतिले चाहेको आर्थिक वृद्धि हासिल गर्न, रोजगारी सृजना गर्नको लागि यसले कर्जा प्रवाह गर्ने उपयुक्त वातावरण बनाउँछ, ब्याङ्क वित्तीय प्रणालीको विकास गरिदिन्छ, वित्तीय मध्यस्थता प्रणालीको विकास गरिदिन्छ। त्यो तरिकाबाट चाहिँ यो वित्त नीतिलाई चाहिँ मौद्रिक नीतिले सहयोग पुऱ्याउँछ भनेर हामीले बुझ्नु पर्यो। आर्थिक नीति भनेको समग्र अर्थव्यवस्थालाई परिचालन गर्ने नीतिलाई हामीले आर्थिक नीति भन्छौँ। यो समग्र उत्पादन, बचत, लगानी, ऋण, पुँजी निर्माण जस्ता कुराहरू, उपभोग जस्ता आर्थिक परिसूचकहरूसँग सम्बन्धित हुन्छ। वित्तीय नीति चाहिँ सरकारले खर्च तथा राजस्वका दरहरूमा परिवर्तन गरेर अर्थव्यवस्थामा अनुकूल प्रभाव सिर्जना गरेर ल्याउने नीतिलाई चाहिँ हामीले वित्तीय नीति भनेर भन्छौँ। यसको अवधारणा त्यही हो। खासमा फरक के छ भने, यो वित्त नीति चाहिँ आर्थिक नीतिको एउटा अङ्ग हो भनेर, भाग हो भनेर बुझ्नु पर्यो। आर्थिक नीतिले समग्र अर्थव्यवस्थालाई कुरा गर्छ, वित्त नीतिले सार्वजनिक राजस्व खर्च ऋण लगानी जस्ता कुराहरूमा ध्यान दिन्छ भनेर लेख्नु पर्यो। आर्थिक नीति वृहत हुन्छ, वित्त नीति त्यसको अंशको रूपमा काम गर्छ, आर्थिक नीतिले चाहिँ मार्गदर्शन गर्छ, वित्त नीतिले आर्थिक नीतिको कुरालाई परिचालन गर्नेमा ध्यान दिन्छ। आर्थिक नीति र वित्तीय नीतिमा के फरक छ भने प्रायः सोध्दैन, बरु मौद्रिक नीति र वित्तीय नीतिमा के फरक छ सोध्छ। तपाईँ यतापट्टि भने अर्कोतिर लाग्यो, ठिकै छ मैले बताइदिएँ, यस्तो चाहिँ तपाईँहरूले डिफ्रेन्ट देख्नुपर्ने हुन्छ। अब अर्को छ नि यसमा पनि यो यो फाइनेन्सियल पोलिसी र यो प्रेमबहादुर बुढाजीले सोधेको कुरा र अहिले भाइले सोधेको कुरा फरक छ। त्यहाँ त्यो त्यतापट्टि तपाईँ के लाग्नु पऱ्यो भने तपाईँले दुईवटा त्यहाँ पाठ मलाई भन्नुहोस्। त्यहाँ फाइनेन्सियल पोलिसी भनेको छ नभन्नुहोस्, दुईवटा तपाईँले लेखेर त्यहाँ दुईवटा कुरा भनेको छ, तपाईँको पाठमा दुईवटा कुरा छ, त्यो दुइटै लेखेपछि तपाईँले कहाँनिर जाने यो फिस्कल पोलिसीको लेख्ने, कहाँ चाहिँ फाइनेन्सियल पोलिसीको लेख्ने म भनिदिन्छु। त्यहाँ एउटा मात्रै पाठ भनेर हुँदैन, त्यो वित्त नीति योजना र बजेट, त्यहाँ तपाईँले फिस्कल पोलिसीको लेख्ने, वित्त नीति योजना र बजेटमा तपाईँले के कुरा लेख्नु पर्यो भने सरकारको वित्त नीतिको कुरा लेख्नु पर्यो, वित्त नीति योजना र बजेट भन्ने चाहिँ पाठै छ। अर्को पाठ छ वित्तीय के भन्छ सामाजिक उत्तरदायित्वसँग जोडेको छ, वित्त व्यवस्थापन र सामाजिक उत्तरदायित्व भन्ने जोडेको छ। हो त्यहाँ चाहिँ तपाईँले के लेख्नु पर्यो भने त्यो वित्त नीति लेख्नु भएन, सरकारको फिस्कल पोलिसी लेख्नु भएन, त्यो चाहिँ नि तपाईँले के लेख्नु पर्यो भने ब्याङ्क वित्तीय संस्था केन्द्रीय ब्याङ्कद्वारा जारी हुने मौद्रिक नीति, त्यसले पार्ने वित्तीय नीति र अनि यो विभिन्न चाहिँ सङ्गठित संस्थाहरूको चाहिँ सामाजिक उत्तरदायित्व के हो भन्ने कुरा त्यहाँ लेख्नु पर्यो। फिस्कल पोलिसीको बारेमा फाइनेन्सियल पोलिसी र फिस्कल पोलिसी फरक हो त्यो हिसाब, फाइनेन्सियल पोलिसीमा फिस्कल पोलिसी लेखेर हुँदैन। फाइनेन्सियल पोलिसी भनेको चाहिँ ब्याङ्क वित्तीय संस्था प्राइभेट सेक्टरको लेख्नु पर्यो, फिस्कल पोलिसीमा चाहिँ सरकारको बारेमा लेख्नु पर्यो प्रेमबहादुर बुढाजी। दुईवटा त्यो पाठ राम्ररी आफैले पहिला हेर्नुहोस्, त्यसपछि अनि फेरि सोध्नुलाई बताइदिन्छु। मौद्रिक नीति र वित्त नीति बिचमा फरक छ, मौद्रिक नीति चाहिँ र वित्त नीतिहरू चाहिँ को बिचमा सम्बन्ध हुन्छ। मौद्रिक नीति र वित्त नीति चाहिँ मौद्रिक नीति र वित्त नीति चाहिँ कन्ट्रोभर्सियल हुन्छन् भनेर भन्ने गरिन्छ सिद्धान्त। मौद्रिक नीति विस्तारकारी भयो भने वित्त नीति सङ्कुचनकारी हुन्छ, मौद्रिक नीति सङ्कुचनकारी भयो भने वित्त नीति विस्तारकारी हुन्छ। यसरी यो दुईवटाको बिचमा चाहिँ कन्ट्रोभर्सियल रिलेसन हुन्छ, फरक छ भनेर भन्ने गरिन्थ्यो पहिला, आधारभूत रूपमै भिन्न छ भनेर भनिन्थ्यो। मौद्रिक नीति केन्द्रीय ब्याङ्कले जारी गर्छ, वित्त नीति सरकारले जारी गर्छ, मौद्रिक नीति मुद्रास्फीतिसँग सम्बन्धित छ, विनिमय दरसँग सम्बन्धित छ, वित्त नीति समग्र स्रोत साधनको परिचालनसँग सम्बन्धित छ। मौद्रिक नीतिका उपकरणहरू चाहिँ ब्याङ्क दर, ब्याज दर जस्ता मौद्रिक उपकरण हुन्छन्, यसको राजस्व खर्च बजेट जस्ता यसका उपकरणहरू हुन्छन्, त्यो दृष्टिकोणबाट पनि फरक छ। मौद्रिक नीतिको उद्देश्य आर्थिक स्थायित्व कायम गर्ने हो, वित्त नीतिको उद्देश्य चाहिँ आर्थिक गतिशीलता कायम गर्ने, आर्थिक परिचालन गर्ने, अर्थव्यवस्थालाई गतिशील बनाउने, त्यस्तै कारणले फरक छ भनेर लेख्नु पऱ्यो। यो दुईवटा बिचमा फरक हुँदा हुँदै पनि यी दुईवटा अन्तर सम्बन्धित छन् भनेर लेख्नु पऱ्यो। वित्त नीति र मौद्रिक नीति अन्तर सम्बन्धित छन्, यद्यपि सिद्धान्तमा चाहिँ वित्त नीति र मौद्रिक नीतिलाई फरक भन्ने बुझ्ने गरिन्छ, पनि ती दुईवटाको बिचमा अन्तर सम्बन्धित छ। यो दुईवटाको अन्तर सम्बन्ध के छ त भन्दाखेरि चाहिँ मौद्रिक नीतिले वित्त नीतिले परिचालन गरेको वित्त नीतिका उद्देश्यहरू हासिल गर्नको लागि मौद्रिक नीति जोड दिन्छ एउटा। अर्को मौद्रिक नीति चाहिँ वित्त नीतिसँग डिभिएट हुनै सक्दैन, फरक हुन सक्दैन। यदि आर्थिक नीतिले चाहिँ वित्त नीतिले चाहिँ आर्थिक वृद्धिको उद्देश्य राखेको छ भने वित्त नीतिले आर्थिक वृद्धि डिस्करेज नहुने गरेर आर्थिक वृद्धि दरमा कुनै पनि परिवर्तन नहुने गरेर अथवा आर्थिक वृद्धि चाहेको वित्त नीतिले चाहेको आर्थिक वृद्धि हासिल गर्नको लागि मौद्रिक उपकरणहरू मौद्रिक नीति चाहिँ त्यसलाई त्यो अनुकूल हुने गरेर जारी गर्नुपर्ने हुन्छ, जारी गरिन्छ। त्यसरी यो दुईवटाको बिचमा अन्तर सम्बन्ध छ। बजारमा चाहिँ अर्थव्यवस्था चाहिँ सन्तुलन रहने तर आर्थिक वृद्धि चाहिँ हासिल हुने ढङ्गबाट मौद्रिक नीति परिचालन भएको हुन्छ, त्यसैले मौद्रिक नीति र वित्त नीति चाहिँ एक आपसमा अन्तर सम्बन्धित छन्। यदि वित्त नीतिसँग कम्प्याटिबल हुने गरेर मौद्रिक नीति भएन भने दुर्घटना निम्ति आउँछ, त्यस कारणले मौद्रिक नीति अनिवार्य रूपमा वित्त नीतिसँगै मिल्दोजुल्दो हुनुपर्छ। वित्त नीतिले चाहेको आर्थिक उद्देश्य हासिल गर्ने, वित्त नीतिले चाहेको स्रोत साधन परिचालन गर्ने दिशामा नै मौद्रिक नीति केन्द्रित हुनुपर्छ। त्यसैले मौद्रिक नीति चाहिँ वित्त नीतिलाई सपोर्ट गर्ने हो, यसलाई डिस्करेज गर्ने खालको हुनुहुन्न। त्यसैले यो दुई बिचमा अन्तर सम्बन्ध छ भनेर हामीले बुझ्न सक्छौँ। र अहिलेको जस्तो गतिशील अर्थव्यवस्थामा त वित्त नीति र मौद्रिक नीतिको समन्वय नभइकन हामीले आर्थिक वृद्धि र रूपान्तरण हासिल, आर्थिक सामाजिक रूपान्तरण, आर्थिक वृद्धि विकासका लक्ष्य त हासिलै गर्न सक्दैन। त्यस कारणले पनि यी दुई बिचमा समन्वय र सहकार्य जरुरी छ र वित्त नीतिलाई मौद्रिक नीतिले सपोर्ट गर्नैपर्छ भन्ने खालको तपाईँले उद्देश्यहरू लेख्नु पर्यो। अब मैले के बुझाइदिएँ भने अहिलेको मौद्रिक नीतिका विशेषताहरू के हुन् भन्ने म फर्र बताइदिन्छु सानो। मौद्रिक नीतिको अहिलेको विशेषताहरू पाँच सातवटा कुरा तपाईँले केन्द्रित गर्नु पर्यो। अहिले तिनवटा कुरामा ध्यान दिएको छ, अहिलेको मौद्रिक नीतिको तिनवटा कुरामा मात्रै तपाईँले जोड्दाखेरि पुग्छ तिनवटा, रिसेड्युल, रिलिफ र रिस्ट्रक्चर, तिनवटा कुरा छ। अहिलेको वित्त यो मुद्रा नीतिको उद्देश्य नै एउटा रिस्ट्रक्चर गर्ने, अर्थव्यवस्थालाई, समग्र अर्थव्यवस्थालाई पुनर्स्थापित गर्ने कुरा छ, पुनसंरचित गर्ने, यसलाई रिसेड्युल गर्ने, फेरि सञ्चालनमा लिएर आउने र रिलिफ र यसलाई चाहिँ मुक्त बनाउने अथवा यसलाई रिकभरीतिर लाने, यसको तिनवटा छ, यसको उद्देश्य छ भनेर हामी भन्छौँ। त्यो गर्नको लागि अहिले मुद्रा नीतिले के कुरा लियो भन्दाखेरि चाहिँ यसले एउटा त पुनरुत्थान कोषको व्यवस्था गरेका छ, 1 खर्ब रुपियाँको इकोनोमी रिभाइभ गर्ने अथवा वित्तीय क्षेत्र रिभाइभ गर्ने, अर्थतन्त्रलाई रिभाइभ गर्ने 1 खर्ब रुपियाँको कोषको व्यवस्था चाहिँ वित्त नीतिले गरेको छ। अर्को 5%मा चाहिँ नि सहुलियतपूर्ण कर्जाको व्यवस्था यसले गरेको छ। नीति यसको चाहिँ विशेषताहरू है, यसको चाहिँ तपाईँले के बुझ्नु पऱ्यो भने यो विकास बेलबासेजीले लेखेको मिल्दैन, यो वित्त नीति मौद्रिक नीतिको आधार पनि हो भन्न सकिँदैन। प्राइभेटले सोध्नु भएको छ, प्राइभेटले नगरौँ न, खुल्लम खुल्ला लेखे हुन्छ, नमिले पनि म खुल्लम खुल्लै मिल्दैन भनेर भनिदिइहाल्छु, मिलेको कुरालाई खुल्लम खुल्ला मिल्यो भन्छु, त्यस कारणले प्राइभेटले नलेख्नुहोस्, पुरै चाहिँ नि खुल्लम खुल्ला लेख्नुहोस्, म खुल्लम खुल्लै उत्तर भनिदिन्छु, टेन्सनै भएन। अब अर्को चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ यो अहिलेको चाहिँ मौद्रिक नीतिको विशेषता चाहिँ के हो त भनेर भन्यो भने एउटा पुनरुत्थान कोषको व्यवस्था भयो, अर्को पुनर्कर्जाको व्यवस्था भयो, अर्को तपाईँलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था भयो, अर्को यसले क्यास यो सिसिडी रेसियो भन्छ त्यो चाहिँ घटाएर बढाएर 85% बनायो, त्यो पछि 5% पैसा फेरि बजारमा जाने भयो, सिसिडी रेसियो बढाएको, अनि यसले चाहिँ अर्को रिपो दरहरू पनि घटाएको छ, सिआरआर रेसियो पनि घटाएको छ, अहिलेको वित्त नीतिले चाहिँ त्यो पनि मौद्रिक नीतिले त्यो पनि गरेको छ, अनि थप 20% चालु पुँजीको चालु पुँजी कर्जा उपलब्ध गराउने व्यवस्था पनि यसले गरेको छ। यसले त्यसको सँगसँगै चाहिँ निर्देशित कर्जा कार्यक्रम छ, 25% चाहिँ कृषिमा मात्र लगाउनु पर्ने, पहिला चाहिँ के थियो भन्दाखेरि चाहिँ कृषि उद्योग ऊर्जा र पर्यटन गरेर 25% थियो, अहिले 40% पुऱ्याउनु पर्ने व्यवस्था गरेका छ, कृषि ऊर्जा पर्यटनमा चाहिँ कुल कर्जाको 40% चाहिँ त्यहाँ प्रभाव हुनुपर्ने व्यवस्था छ। सँगसँगै त्यो एसएमईहरू 1 करोडसम्म चाहिँ एसएमई नभएको ठाउँमा 15% चाहिँ एसएमईमा पनि लगानी गर्नुपर्ने भनेर यसले बताइदिएको छ। अर्को यसले तरलता सहज बनाउने, ब्याज दरमा छुट दिने, कर्जाको भाका सार्ने कुराहरू पनि यसले गरेको छ। त्यसपछि गएर यसले ब्याज दरको चाहिँ सीमा, यो कोरिडोर, ब्याज दर कोरिडोरको सीमा पनि घटाइदिएको छ। त्यसपछि गएर तरलता सुविधा उसले 5%मा दिने व्यवस्था गरेको छ। अनि त्यसको सँगसँगै यसले यो तपाईँको चाहिँ अनिवार्य नगद अनुपात राख्ने रेसियो पनि यसले घटाइदिएको छ। त्यसपछि यसले सञ्चालन जोखिम, बजार जोखिमका जस्ता कुराहरूमा हुने प्रावधानहरूलाई पनि यसले कटौती गरेको छ। त्यसलाई काउन्टर साइक्लिकल बफर अनि यो अर्को बफरहरू, यो काउन्टर साइक्लिकल बफर र सेन्सिटिभ बफर दुइटा राख्नुपर्थ्यो, त्यो पनि यसले लागू नहुने बनाइदिएको छ। 2 वर्षसम्म ग्रेस पिरियड थपिदिएको छ कर्जा, एकदमै अति प्रभावित पर्यटन जस्तोमा 2 वर्ष, एकदमै प्रभावितमा 1 वर्ष, मध्यम स्तरमा प्रभावित भएकोमा 9 महिना र सामान्यतया चाहिँ तपाईँको प्रभावित भएकोमा 6 महिना गरेर 6 महिनादेखि 2 वर्षसम्म चाहिँ कर्जाको कहीँ ग्रेस पिरियड चाहिँ यसले थपिदिएको छ भनेर हामीले बुझ्नु पर्यो। यस्तो विशेषताहरू चाहिँ मौद्रिक नीतिको छ भनेर हामीले बुझ्नु पर्यो। अब यो मैले यो फरक चाहिँ वित्त नीति र मौद्रिक नीतिको फरक गाह्रो भएन, सजिलो छ चक्रबहादुर बुढाजी, यो वित्त नीति सरकारले जारी गर्छ, अर्थ मन्त्रालयद्वारा जारी हुन्छ, मौद्रिक नीति केन्द्रीय ब्याङ्कले जारी गर्छ, वित्त नीति सार्वजनिक खर्च, ऋण, लगानी, राजस्व जस्ता कुरासँग सम्बन्धित छ, मौद्रिक नीति ब्याज दर र मुद्रा प्रवाहसँग सम्बन्धित छ। यो वित्त नीतिको उद्देश्य चाहिँ एग्रिगेट माग बढाउने हो, त्यसको उद्देश्य मुद्रास्फीति र विनिमय दर स्थायित्व कायम गर्ने हो। वित्त नीतिले चाहिँ समग्र अर्थव्यवस्थालाई चलायमान गतिशील बनाउने उद्देश्य राखेको हुन्छ, यसले स्थायित्व गर्ने उद्देश्य राखेको हुन्छ। लाइक यसरी तपाईँले डिफ्रेन्ट चाहिँ वित्त नीति र मौद्रिक नीतिको रूपमा लेख्नुपर्ने हुन्छ। 85% भनेको चाहिँ सिसिडी रेसियो, ब्याङ्कसँग 100 रुपियाँ भयो भने 85 रुपियाँ त्यसले कर्जा प्रवाह गर्न सक्छ भनेको नवराज कतिवटाजी, त्यसलाई हामीले सिसिडी रेसियो भनेर भन्छौँ। क्यास र क्यापिटल डिपोजिट ब्याङ्कसँग जति छ त्यसको 85%सम्म चाहिँ ब्याङ्कहरूले कर्जा दिन सक्छन् भनेको नवराज कतिवटाजीलाई मैले बुझाएँ। अब अर्को चाहिँ अब यो यतापट्टि चाहिँ तपाईँ नजानुहोस्, रोशन ग्यावालीजी धेरै तन्केर नजानुहोस्, मनी सप्लाई बढ्नुमा चाहिँ हिडेन अब्जेक्टिभ सब्जेक्टिभ होइन, यो एक्सपान्सनरी पिएम भनेको होइन, मनी सप्लाई बढेको अहिले त नेपालमा मनी सप्लाई बढाउनु पर्ने बेलै छ, यो चाहिँ कुनै हिडेन अब्जेक्टिभ सब्जेक्टिभको कारणबाट एमपी यस्तो चाहिँ हुँदैन, मोनिटरी पोलिसीको हिडेन अब्जेक्टिभ हुँदैन, एक्सपान्सनरी चाहिँ मनी सप्लाई बढ्यो भने एक्सपान्सनरी मोनिटरी पोलिसी हुन्छ, मोनिटरी पोलिसी एक्सपान्सनरी पनि हुन्छ, कन्ट्राक्सनरी पनि हुन्छ, मनी सप्लाई बढायो भने चाहिँ एक्सपान्सनरी मोनिटरी पोलिसी हो, मनी सप्लाई घटायो भने कन्ट्राक्सनरी मोनिटरी पोलिसी हो। तर मोनिटरी पोलिसीले चाहिँ उच्च स्तरको आर्थिक वृद्धि हासिल गर्नको लागि केही मनी सप्लाई त बढाउनै पर्ने हुन्छ, अहिले अहिले मनी सप्लाई बढाउनु पर्ने अवस्था हो, किनकि अर्थव्यवस्था शिथिल छ, अर्थव्यवस्था चलायमान भएको छैन, वित्त नीति सङ्कुचनकारी छ, त्यस कारणले मनी सप्लाई बढाउने किसिमकै विस्तारकारी मौद्रिक नीति अहिले हामीले अवलम्बन गरेका छौँ। यो मौद्रिक नीति चाहिँ विस्तारकारी हो, कुनै हिडन अब्जेक्टिभ सब्जेक्टिभ होइन, स्पष्ट अब्जेक्टिभ छ। मौद्रिक नीति चाहिँ विस्तारकारी किन भयो त भन्दा, हाम्रो फिस्कल पोलिसी चाहिँ कन्ट्राक्सनरी थियो, ठुलो सानो परिमाणको हामीले बजेट बनायौँ, ठुलो परिमाणको बजेट बनाएनौँ, आर्थिक अनुशासन कायम गर्ने भनेर भन्यौँ, मितव्ययता कायम गर्ने भनेर भन्यौँ, त्यसले पैसा बजारमा नजाला भनेर अहिले हामीले मौद्रिक नीति चाहिँ यसको सीमितता सोध्दैन, कान्छा बिलकृष्ण श्रेष्ठजी यस्ता सीमितता सीमितता उद्देश्य महत्त्व अघि भने मौद्रिक नीतिका सीमितताहरू लेख्नुहोस् भनेर जहाँ जहाँ तपाईँलाई सोध्दैन, त्यता तपाईँ टाउको दुखाउनु पर्दैन। मौद्रिक नीतिका थुप्रै सीमितता छन्, एउटा त मौद्रिक नीति समयमै कार्यान्वयन गर्न सकिँदैन, अर्को मौद्रिक नीतिले कार्यान्वयन गर्ने क्रममा चाहिँ एजेन्टहरू ब्याङ्क वित्तीय संस्थालाई सहयोगमा लिनुपर्ने हुन्छ, त्यो पनि गाह्रो हुन्छ। अर्को चाहिँ नि तपाईँको चाहिँ मौद्रिक नीतिको सीमितता भनेको चाहिँ यसले यसको इफेक्ट चाहिँ धेरै पछाडि मात्रै पर्छ, तुरुन्तै इफेक्ट पर्दैन, अनि मौद्रिक नीतिले चाहिँ नि समग्र चाहिँ नि यो अर्थव्यवस्थालाई चाहिँ नि पुनरुत्थान गर्ने काम तत्काल गर्न पनि सक्दैन, त्यो चाहिँ मौद्रिक नीतिको सीमितता। अर्को विदेशी विनिमय सञ्चिति बढाउन रेमिटेन्स बढाउनु पर्यो, पर्यटन बढाउनु पर्यो, पर्यटकलाई बढाउनु पर्यो, निर्यात बढाउनु पर्यो, त्यो भयो भने विदेशी विनिमय सञ्चिति बढ्छ, व्यापार घाटा घटाउनु पर्यो, त्यसरी हामीले बुझ्नु पर्यो। यो वित्त नीतिको उद्देश्य चाहिँ हाम्रो इकोनोमीलाई रिभाइभ गर्ने हो, एउटा यो पुनरुत्थान गर्ने इकोनोमीलाई हो, अर्को सङ्कटहरू वित्तीय सङ्घीय प्रणालीलाई बलियो बनाउने हो, अनि यस्तो सङ्कटलाई चाहिँ मुक्त गर्दै जाने हो र आम नागरिकको जीवन स्तरलाई सहज बनाउने गरी जाने हो। अरू बाँकी चाहिँ तपाईँले बजेटबाटै हेर्नुहोस्, चार पाँचवटा त्यहाँ छ। क्राउड आउट इफेक्ट भनेको हिजो मैले बताइसकेका छु, त्यो भनेको सरकारले धेरै लगानी गरेर निजी क्षेत्रले लगानी नै गर्न नपाउने अवस्था सिर्जना गर्न हामीले क्राउड आउट इफेक्ट भनेर भन्छौँ, यो मैले हिजो पनि भनिदिएको थिएँ। यति कुरा भएपछि मैले अब वित्त नीति मौद्रिक नीति र आर्थिक नीतिको बिचमा के कस्तो सम्बन्ध रहेको हुन्छ यसले थोरै बताइदिन्छु अनि एन्ड गर्छु, त्यसपछि अर्को पाठ हामी पढ्छौँ, यसमा नलाग्नु होला। आर्थिक नीति वित्त नीति र मौद्रिक नीति एक आपसमा अन्तर सम्बन्धित र अन्तर्निर्भर छ। आर्थिक नीतिले समग्र आर्थिक मार्गदर्शन प्रस्तुत गर्छ, समग्र उत्पादन लगानी बचत पुँजी निर्माण उपभोग लगायतका अब इकोनोमिक इन्डिकेटरहरूको बारेमा निश्चित दिशा प्रदान गर्छ र तिनै कुराहरूलाई आर्थिक वृद्धि र आर्थिक विकासको स्तर उल्लेख गर्छ, टार्गेट उल्लेख गर्छ र त्यही कुरा हासिल गर्नको लागि वित्त नीति र मौद्रिक नीति क्रियाशील भएका हुन्छन्। वित्त नीति र मौद्रिक नीतिले आर्थिक नीतिका उद्देश्य लक्ष्यहरू पुरा गर्नको लागि समन्वय गर्छन् र त्यसको लागि आवश्यक पर्ने स्रोत साधन जुटाउने, मौद्रिक प्रवाह गर्ने, पुँजी निर्माण गर्ने कामहरू गर्छन् र आर्थिक नीतिलाई चाहिँ आर्थिक नीतिका उद्देश्य लक्ष्य परिपूर्ति गर्नेमा चाहिँ यिनीहरूले योगदान पुर्याउँछन्। वित्त नीति, मौद्रिक नीति र आर्थिक नीति एक आपसको बिचमा अन्तर सम्बन्धित र अन्तर्निहित छन्। यो तिनवटाले समन्वयात्मक रूपमा काम गरेको खण्डमा मात्रै मुलुकको सामाजिक आर्थिक रूपान्तरण सम्भव हुन्छ। विकास निर्माणका कार्यहरू, गरिबी बेरोजगारी घटाउने लगायतका कुराहरू, यी तिनवटा नीतिको समन्वय अन्तर्निर्भरता र अन्तर समन्वयबाट नै हुन्छ। यो चाहिँ गतिशील पनि हुनुपर्छ, यो वित्त नीति, मौद्रिक नीति र आर्थिक नीति चाहिँ समय सापेक्ष हुनु आवश्यक हुन्छ। समय परिवेशणहरू, अर्थव्यवस्थाको अर्थव्यवस्थाको परिस्थिति परिवेशणहरू, अर्थव्यवस्थाको संरचनाहरू, यी तिनवटा नीति परिचालन हुन सकेको खण्डमा मुलुकको समृद्धि सहज हुन्छ भनेर तपाईँले यसको समन्वय अन्तर्निर्भरता कस्तो छ भन्ने कुरामा यी कुरा लेखेर टुङ्गाउनु पर्यो। यति भनेपछि मैले आज यो आर्थिक नीति, वित्त नीति र मौद्रिक नीतिको बारेमा मैले सम्पूर्ण कुराहरू तपाईँहरूलाई बताएँ। यति कुरा तपाईँहरूले बुझ्नुभयो भने सक्छ, समाजवाद उन्मुख अर्थव्यवस्था भनेको चाहिँ नि सबैलाई चाहिँ समान अवसर दिने, एउटा त्यो बुझ्नु पर्यो, सबैलाई समान अवसर दिने, आर्थिक क्रियाकलापमा, वित्तीय क्रियाकलापमा, रोजगारीमा, उत्पादनमूलक क्रियाकलापमा सबैलाई बराबर हो दिने, र अर्को ठुलो परिमाणमा सरकारले पूर्वाधारमा, सामाजिक सुरक्षामा, शिक्षा स्वास्थ्य जस्ता कुरामा र सोसियल प्रोटेक्सनमा सरकारले लगानी गर्ने, त्यसलाई समाजवाद उन्मुख नीति भनेर भन्छ। आर्थिक असमानता कम गर्ने र सोसियल सेक्टरमा बढीभन्दा बढी सरकारले लगानी गर्ने, त्यसलाई हामीले समाजवाद उन्मुख भनेको त्यो भनेको हो, र हुने र नहुनेको बिचको इकोनोमिक डिस्प्यारिटी जुन छ त्यसलाई कम गर्ने, कम गर्दै लिएर जाने, त्यो नै समाजवाद उन्मुख भनेको हो, यसरी बुझ्नु पर्यो। ओपन होइन, समाजवाद भनेको ओपन होइन, समाजवाद भनेको ओपनबाट हुने खराबीलाई नियन्त्रण गर्दै सामाजिक सुरक्षा, सामाजिक संरक्षण सहित अर्थव्यवस्था सञ्चालन गर्ने हो, ओपन होइन। यो ओपन भनेर चाहिँ निजी क्षेत्रलाई चाहिँ शोषण गर्न दिने, निजी क्षेत्रलाई स्रोत साधनको दुरुपयोग, निजी क्षेत्रको एक कुनै व्यक्ति वा संस्थाको मात्रै हातमा थुप्रिने किसिमको क्रोनी क्यापिटलिजम अथवा कुनै टाँठा बाठाहरू अथवा एलिट्सहरू अथवा सम्पत्ति चाहिँ कुनै एउटा नीति बनाउने मान्छेहरू र समृद्ध मान्छेहरूको हातमा मात्रै सुम्पिएर आम नागरिकहरू गरिब हुने किसिमको भनेको होइन, यस्तो ओपन होइन भनेर बुझ्नु पर्यो, यो ओपन होइन, यो सुरक्षा सहितको हो। सुरक्षण कर्जा अनुपात भनेको चाहिँ नि हामीले कति चाहिँ लोन दिँदाखेरि कति सुरक्षण राख्नुपर्छ, कति कति सुरक्षण बराबर कति कर्जा दिन सकिन्छ भन्नेलाई सुरक्षण कर्जा अनुपात भन्छ। यो अब सानो सानो कुरामा तपाईँहरू नलाग्नुहोस्, अब हामी अर्को पाठमा लाग्यौँ। मैले धेरै कुराहरू भनिसकेका छ, केही कुराहरू मात्रै नभनेको हो। यो सुरक्षण कर्जा भनेको चाहिँ नि तपाईँले कर्जालाई सुरक्षित बनाउन चाहिँ कति पैसा राख्नुपर्छ, कति धितो राख्नुपर्छ, कति धितो बराबर कति कर्जा उपलब्ध गराउनुहुन्छ भन्नेलाई मात्रै हामीले सुरक्षण कर्जा अनुपात भन्छौँ। अब मौद्रिक नीति सरकारले आफै सञ्चालन नै गर्ने कि नगर्ने गर्दैन, मौद्रिक नीति सञ्चालनले आफै सञ्चालन गर्नु पनि हुँदैन, नगर्नुको कारण होला। यो किन गर्दैन भने मौद्रिक नीति चाहिँ सरकारले सञ्चालन गर्यो भने चाहिँ पुरा मौद्रिक अर्थव्यवस्थामा नै यसले प्रतिकूल प्रभाव पार्छ। सरकारको उद्देश्य जति पनि बढीभन्दा बढी खर्च गर्ने हुन्छ, बढीभन्दा बढी चाहिँ उत्पादनशील, किनकि सरकार त 5 वर्षको हुन्छ, यो त स्थिरता खोज्दैन, पोलिटिकल एजेन्डा हुन्छ नि योसँग, पोलिटिकल कुराहरू ज्यादा हुन्छ, यसले पोलिटिकल उद्देश्य पुरा गर्नुपर्ने हुन्छ जुन अर्थव्यवस्थाको लागि घातक हुन्छ। त्यस कारणले पनि मौद्रिक नीति सरकारले जारी गर्नु उपयुक्त होइन, यो केन्द्रीय ब्याङ्कद्वारा जारी गर्न सकिन्छ, जसले अर्थव्यवस्थालाई हेरी हेरिकन सन्तुलन ल्याउने गरेर नीति जारी गर्न सक्छ, यसरी बुझ्नु पर्यो। अब हामी अर्कोमा लाग्यौँ, योभन्दा बढी यसमा लाग्यो भने अर्को पाठ हामी सुरु गर्न सक्दैनौँ, यतिले पुग्छ जस्तो मलाई लाग्छ मेरो विचारमा। न किने लेभलको पैसा हुनु भनेको अविकसित देशको लागि राम्रो हो। विकसित देशमा 3 महिनाको अवधि हुन्छ विदेशी बिजनेस सञ्चित गति, यो मेरो आचार्यले सोध्या रहेछ, अब मैले बताइदिएँ, ठिकै पनि छ, यो जाँचमा तपाईँ नआए पनि बुझ्नलाई ठिक छ, जाँचमा चाहिँ आउँदैन है, तपाईँले सोधेको आदि कुराहरू जाँचमा आउँदैनन्, तपाईँलाई बुझ्नलाई मात्रै मैले भनिदिएको, त्यसले भन्दैन भने रिसाउँछ कि यी तपाईँहरू चाहिँ नभन्दाखेरि चाहिँ नलेज तपाईँहरूको कम हुन्छ कि भनेर मात्रै मैले भनिदिएँ। हाम्रो जस्तो कन्ट्रीमा 6 महिनाभन्दा बढी हुनु राम्रो हो, विकसित देशमा 3 महिनाभन्दा बढी पुग्ने भयो भने चाहिँ राम्रो मानिन्छ त्यहाँ चाहिँ। हामी कहाँ अहिले 7 महिना 8 महिनालाई पुग्ने छ वस्तु र सेवा, वस्तुको मात्रै कुरा गरेर 11 महिनादेखि 12 महिनाको छ भनेर भनेकै छ अहिले पनि। त्यसैले वस्तु र सेवा दुइटैलाई जोडेर कति समयसम्म चाहिँ हामीले सामान आयात गर्न सक्छौँ, कति महिनालाई पुग्ने सामान आयात गर्ने संस्थिति हामीसँग छ विदेशी मुद्राको, त्यसैलाई नै विदेशी मुद्राको संस्थिति भनेर भन्छ, विदेशी विनिमयको संस्थिति भन्छ। त्यो हाम्रो जस्तो कन्ट्रीमा 6 महिनालाई पुग्ने हुँदा चाहिँ राम्रो मानिन्छ, 6 महिना वा त्योभन्दा बढीलाई पुग्नेलाई चाहिँ राम्रो मानिन्छ, यसरी मेघराज आचार्यजीले बुझ्नु पर्यो। अरू साथीहरूले पनि त्यहाँ एभ्री वान लेखिदिएपछि अरूले पनि बुझ्नु सजिलो भन्छ। यति गरेपछि म अब अर्कोमा लागौँ त, अब मैले सोधेको तपाईँलाई सोधेको केही छ भने त्यहाँ लेख्नुहोस्, होइन भने म अर्कोमा लागेँ। अरू सोधेको कुरा म बताइदिन्छु भने कुनै कुरा छुटेको थियो तपाईँको सोद्धाखेरि भने म छुटेको रहेछ भने त्यहाँ फेरि लेखिदिनुहोस्, म उत्तर बताइदिइहाल्छु, त्यही च्याट बक्समा लेखेको हुन्छ, होइन पुग्यो भने म ठ्याक्कै चाहिँ बजेट तथा बजेट निर्माण कार्यान्वयन र मूल्याङ्कनतिर हामी जान्छौँ। बजेट चक्र के हो, बजेट निर्माण के हो, कार्यान्वयन र मूल्याङ्कन भन्ने के हो भन्नेमा जान्छौँ। हस् हस् बताइदिन्छु, गुड, अब सुरु गरिहालौँ। बजेटलाई सरकारको वित्त नीतिको रूपमा बुझिन्छ, एउटा पहिला त्यसरी लेख्नु पर्यो, बजेट सरकारको वित्त नीति हो भनेर लेख्नु पर्यो। बजेट समग्र अर्थव्यवस्थामा अथवा समग्र माग वृद्धि गर्नका लागि सरकारले अख्तियार गर्ने वित्तीय नीति हो भनेर लेख्नु पर्यो। हामीले चाहिँ यो सरकारले समग्र माग वृद्धि गर्नको लागि अवलम्बन गर्ने नीतिलाई चाहिँ बजेट भनेर भन्छौँ। समग्र इकोनोमिक यो सबैले चाहिँ इफेक्टिभ डिमान्ड भन्छ, माग वृद्धि गर्ने यसको उद्देश्य हुन्छ बजेटको। आर्थिक वृद्धि विकासलाई स्थिरता दिन, आर्थिक वृद्धि विकासलाई गतिशीलता दिन लेख्नुहोस् विस्तार भन्दा पनि, आर्थिक वृद्धि विकासलाई विस्तार गर्न गतिशीलता दिन अवलम्बन गरिने नीतिलाई वित्त नीति भनिन्छ भनेर लेख्नुहोस्। वित्त नीति बजेट हो भनेर यसलाई बजेट लेख्नुहोस्। बजेटले सरकारको आम्दानी खर्च ऋण लगानी जस्ता कुराहरूमा प्रभाव पार्छ भनेर लेख्नु पर्यो। बजेट चाहिँ सरकारको आय व्ययको अनुमान हो, त्यसपछि मात्रै तपाईँले साना खुद्रे कुरा लेखेको हुन्छ। बजेट सरकारको आय व्ययको अनुमान हो, एक आर्थिक वर्षमा सरकारले गर्ने खर्च राजस्वको प्रक्षेपण हो भन्ने यस्ता लन्ठानलन्डुङ गफ चाहिँ तपाईँले आफै पछि लेख्ने, अहिले मैले भनेको कुरा चाहिँ सुरुमा लेख्ने, अहिले मैले जुन कुराहरू भनिरहेको छु। अनि बजेटलाई चाहिँ हामीले अर्को शब्दमा भन्दाखेरि चाहिँ यो राष्ट्रपतिद्वारा संसदमा के भन्छ विधेयकद्वारा संसदमा प्रस्तुत गर्ने आय व्ययको अनुमानित विवरणको रूपमा पनि बुझिन्छ, बुझ्छौँ। कार्यकारीले चाहिँ राष्ट्रपति समक्ष प्रस्तुत गर्ने, पास गर्नको लागि, स्वीकृत गर्नको लागि प्रस्तुत गर्ने डकुमेन्ट हो भनेर पनि हामी भन्छौँ। यसलाई आर्थिक सामाजिक विकासको दस्तावेज, वित्तीय दस्तावेजको रूपमा पनि बजेटलाई बुझिन्छ भनेर तपाईँ लेख्न सक्नुहुन्छ। त्यो परिभाषामा चाहिँ तपाईँ त्यसरी मिलाएर लेख्नु पर्यो। परिभाषा लेखिसकेपछि बजेटका उद्देश्यहरू पनि लेख्न सकिन्छ। जस्तो बजेटको उद्देश्य भनेकै वित्त नीतिको उद्देश्य हो। बजेटको उद्देश्य आर्थिक सन्तुलन कायम गर्ने, आर्थिक स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्व कायम गर्ने, रोजगारी सृजना गर्ने, गरिबी न्यूनीकरण गर्ने, समतामूलक विकास गर्ने, भौगोलिक असमानता अन्त्य गर्ने, समन्वयात्मक विकास गर्ने लेख्नु सक्नुहुन्छ तपाईँले। रोजगारी सृजना लेख्न सक्नुहुन्छ, पुँजी निर्माण लेख्न सक्नुहुन्छ, वित्तीय स्थायित्व लेख्नुहुन्छ, स्रोत साधनको परिचालन गर्ने, यो उद्देश्य चाहिँ आफै लेख्नु होला बजेटको उद्देश्यहरू। अब यसपछि म एकैचोटि बजेट चक्रमा जान्छु। बजेट चक्रलाई समग्र पिएफएम सिस्टमको चक्र भनेर, पब्लिक फाइनान्सियल म्यानेजमेन्टको चक्र पनि हो बजेट चक्र भनेको, भनेर बुझ्नु पऱ्यो। बजेट चक्र समग्र बजेटको तर्जुमा, यसको कार्यान्वयन, यसको प्रभाव अनुमान, अनुगमन मूल्याङ्कन, प्रभाव विश्लेषणसम्मका क्रियाकलापहरूको समष्टिगत स्वरूपलाई बजेट चक्र भनेर भनिन्छ। बजेट चक्रले समग्र बजेट प्रणाली र यसको प्रभावको अनुगमन विश्लेषण गर्ने कार्य बजेट चक्रले गर्दछ भनेर तपाईँले लेख्नुभयो। बजेट चक्र निरन्तर चलिरहन्छ। बजेट चक्र एउटा सिस्टम, यो कन्टिन्युस सिस्टम हो। सरकारी सरकारको वित्त व्यवस्थापनको, सरकारको स्रोत साधन परिचालनको निरन्तर प्रक्रिया, निरन्तर प्रणाली नै बजेट चक्र हो भनेर लेख्नु पर्यो। यसको परिभाषित गर्नु पर्यो होला। बजेट चक्रमा निम्न कुराहरू समावेश हुन्छन् भनेर लेख्नु पर्यो। स्रोत साधनको पहिचान र सङ्कलन, पहिला त्यो लेख्न सक्नुहुन्छ तपाईँले। स्रोत साधनको पहिचान, सङ्कलन, प्रक्षेपण, त्यो पनि लेख्न सक्नुहुन्छ। स्रोत साधनको प्रक्षेपण, सङ्कलन, स्रोत साधनको पहिचान, प्रक्षेपण र सङ्कलन, एउटा पोइन्ट त बनाउनुहोस्। त्यसपछि बजेट तर्जुमा वा निर्माण, त्यो लेख्न सक्नुहुन्छ। बजेट तर्जुमा, बजेट निर्माण, त्यसपछि गएर बजेट स्वीकृति भयो। बजेट स्वीकृति भएपछि अख्तियारी र निकासा एउटैमा तपाईँ लेख्न सक्नुहुन्छ। अख्तियारी, निकासा, त्यसपछि बजेट खर्च हुन्छ। बजेट खर्च लेख्न सक्नुहुन्छ तपाईँले। बजेट खर्चपछि त्यसपछि त्यसको लेखाको कुरा भयो, लेखाङ्कन भनेर लेख्नुहोस्। लेखाङ्कन पछि त्यसको प्रतिवेदन लेख्नुहोस्। बजेटको प्रतिवेदनको कुरा आयो। प्रतिवेदनपछि त्यसपछि हामीले लेखा परीक्षण भनेर लेख्नु पर्यो। लेखा परीक्षणपछि बजेटको अनुगमन मूल्याङ्कन र विश्लेषण, प्रभाव विश्लेषण भन्ने हुन्छ। त्यो लेखा परीक्षणभन्दा पहिला बजेटको अनुगमन पनि तपाईँ लेख्न सक्नुहुन्छ। बजेटको कार्यान्वयनपछि चाहिँ बजेट अनुगमन भनेर लेख्न सक्नुहुन्छ। बजेट अनुगमन, त्यसपछि यो लेखा परीक्षणपछि चाहिँ यसको मूल्याङ्कन र विश्लेषण भनेर, बजेटको मूल्याङ्कन र विश्लेषण तपाईँ त्यहाँनिर लेख्न सक्नुहुन्छ। यतिलाई तपाईँले साइकल बनाएर डिफाइन गर्नुभयो भने बजेट चक्र भनेको यही हो भनेर तपाईँले बुझ्न सक्नुहुन्छ। अब नेपालको बजेट चक्रलाई हामीले कसरी मूल्याङ्कन गर्ने, नेपालको बजेट चक्र उपयुक्त छ कि छैन, बजेट प्रणाली कस्तो छ भनेर हामीले बुझौँ। नेपालको बजेट प्रणाली चाहिँ संविधानका, संविधान, ऐन, नियम, कानुन अनुरूप नै नेपालको बजेटको समग्र सञ्चालन र व्यवस्थापन गर्ने गरिन्छ, त्यो लेख्नु पर्यो। संविधानमा उल्लेखित आर्थिक कार्यप्रणाली, संविधानमा व्यवस्था भएको भाग 10, 16 र 19 आधार मानेर हामी बजेटको सञ्चालन र व्यवस्थापन गर्छौँ भनेर भन्नु पर्यो। त्यस्तै बजेटको सञ्चालन व्यवस्थापन गर्नको लागि चाहिँ आर्थिक कार्यविध, वित्तीय उत्तरदायित्व ऐन 2076 र नियमावली पनि अब आउँदैछ 77, नियमावली नआउन्जेलसम्म आर्थिक कार्यविधि नियमावली 2064 त्यो नै लेखिराख्नु होला नआउन्जेलसम्म। त्यो चाहिँ बजेटको समग्र बजेट व्यवस्थापनको लागि, बजेट प्रणालीको व्यवस्थापनको लागि भएको संविधान र नीतिगत व्यवस्थापन, त्यो पनि लेख्नु पर्यो। त्यसपछि बजेटको सञ्चालन र व्यवस्थापन गर्नको लागि यो राष्ट्रिय प्राकृतिक स्वत्ता वित्त आयोग ऐन र अन्तर सरकारी वित्त हस्तान्तरण ऐन, त्यो पनि बजेटको सञ्चालन र व्यवस्थापनको लागि कानुनी आधार हो भनेर लेख्नु पर्यो। त्यस्तै स्थानीय शासन सञ्चालन ऐन र स्थानीय तह, विभिन्न तहका सरकारबीच हुने समन्वय, त्यसलाई पनि हामीले यो बजेटको चाहिँ सञ्चालन व्यवस्थापनको मुख्य अङ्ग मान्छौँ। राष्ट्र ऋण ऐन, राष्ट्र जिमानत ऐन, सालबसाली विधेयक ऐन, त्यो पनि भयो, र बजेट तर्जुमा दिग्दर्शन लगायतका र खर्च मितव्यता नियन्त्रण गर्ने कार्यविधिसम्मका कुराहरू चाहिँ बजेटको सञ्चालन व्यवस्थापनको लागि नीतिगत आधार हुन्, संवैधानिक र नीतिगत आधार हुन् भनेर हामीले त्यो लेख्नु पर्यो। बजेटको सञ्चालन र व्यवस्थापन गर्नको लागि विभिन्न संस्थागत संरचना छ। जस्तै उदाहरणको लागि चाहिँ हामीले अर्थ मन्त्रालय, त्यो लेख्न सक्ने भयौँ, योजना आयोग, सम्बन्धित मन्त्रालयहरू, राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग, अहिले त्यो पनि थपिया छ किनकि त्यसले वित्तीय हस्तान्तरण त्यसले गर्छ, अनुदान, राजस्व, बाँडफाँड, रोयल्टीको बाँडफाँड गर्ने सूत्र त्यसले बनाउने भावनाले त्यो चाहिँ राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग पनि लेख्न सकिने भयो। त्यसपछि महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय, विभिन्न स्थानीय तहहरू, स्थानीय सरकारका निकायहरू, प्रदेश सरकारका निकायहरू र महालेखा परीक्षकको कार्यालय लगायतका निकायहरूको, योजना आयुक्त माथि नै लेख्नु पर्यो, लगायतका निकायहरू जस्ता संरचनागत व्यवस्थाहरू चाहिँ बजेटको लागि गरिएको छ। बजेट व्यवस्थापनमा यिनको संलग्नता रहन्छ भनेर भन्नु पर्यो। सिङ्गो बजेट व्यवस्थापन महाशाखा, बजेट महाशाखा र वैदेशिक सहायता महाशाखा अर्थ मन्त्रालय अन्तर्गत छ। त्यो वैदेशिक शाखा नाम अहिले अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय विकास सहायता महाशाखा भनेर पनि भन्छ त्यसलाई अहिले। यसरी तपाईँले ती चाहिँ संरचनागत रूपमै व्यवस्था गरिएका छन् भनेर, यो बजेटको व्यवस्थापनको लागि भएको संरचनात्मक व्यवस्थाहरू भयो। अनि बजेटको सञ्चालन व्यवस्थापनको लागि गाइडलाइन्सहरू पनि छन्, जस्तो मध्यकालीन खर्च संरचना भन्ने छ, आफै बनाएर त्यो हिसाबमा मध्यकालीन खर्च संरचना पनि एउटा गाइडलाइन्स हो। त्यसपछि गएर बजेटको तर्जुमा अर्थ मन्त्रालयले दिने परिपत्र र गाइडलाइन्सहरूलाई पनि बजेट सञ्चालनको गाइडलाइन्सको रूपमा हामी लिन्छौँ, परिपत्र कार्यविधि भन्ने कुराहरू। अनि हरेक मन्त्रालयले चाहिँ बजेट कार्यान्वयन गर्ने वार्षिक योजना बनाउँछौँ, त्यसलाई पनि हामीले कार्य प्रक्रिया अथवा बजेटको कार्यविधि चाहिँ कसरी कार्यान्वयन हुन्छ बजेट समग्र बजेट प्रणाली भन्नेमा हामी ती कुरा पनि लेख्न सक्छौँ। नेपालको बजेट प्रणालीमा के समस्याहरू छन् पहिला हामी त्यो गरौँला, त्यसपछि यो निर्माण कसरी हुन्छ भनौँला, अनि कार्यान्वयन हुने बजेट नेपालमा बजेट निर्माण हुने तहगत रूपमा यो तह स्टेप बाई स्टेप चाहिँ हामीले बजेट निर्माण गर्ने गर्छौँ। श्रृङ्खलाबद्ध रूपमा वा तहबद्ध रूपमा बजेट निर्माणको कार्य प्रारम्भ हुन्छ भनेर भन्नु पर्यो। सबभन्दा पहिला चाहिँ नि हरेक मन्त्रालयले बजेट निर्माण गर्ने क्रममा मध्यकालीन खर्च संरचना तयार गर्छन्। बजेट निर्माणको प्रक्रिया तपाईँलाई म बताउँछु। सबभन्दा पहिला चाहिँ मध्यकालीन खर्च संरचना तयार गर्ने भयो। मध्यकालीन खर्च संरचना भइसकेपछि मध्यकालीन खर्च हरेक मन्त्रालयले तयार गरेको मध्यकालीन खर्च संरचनाको आधारमा राष्ट्रिय योजना आयोगले बजेट खाका भनेको 3 वर्षको बजेट खाका, 3 वर्षको राजस्व कति हो, 3 वर्षको आमदानी र खर्च कति हो त्यसको प्रक्षेपण गर्छ। त्यसपछि गएर त्यसले वित्तीय खाका बनाउँछ। समग्र वित्तीय खाका भनेको 3 वर्षको लागि चाहिने स्रोतहरू के हुन्, ती स्रोतहरू चाहिँ कहाँबाट उपलब्ध हुन्छ, कसरी उपलब्ध हुन्छ भन्ने यसले स्रोत खाका बनाउँछ। अर्को यसले कार्यक्रमको खाका बनाउँछ। कार्यक्रमको खाकामा चाहिँ कुन कुन क्रियाकलापहरू 3 वर्षमा सञ्चालन हुन्छन्, ती क्रियाकलापबाट कति उपलब्धि प्राप्त हुन्छ, ती क्रियाकलापको लागत कति लाग्छ भन्ने उसले कार्यक्रमको खाका पनि बनाउँछ। वित्तीय खाका, कार्यक्रमको खाका र अर्को चाहिँ मैले के भने स्रोत साधनको खाका यसले बनाउने। त्यसको आधारमा यसले बजेटको सीमा निर्धारण गर्छ र त्यो सीमा चाहिँ सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराइदिन्छ र सम्बन्धित मन्त्रालयले के सीमामा रहेर अर्थ मन्त्रालयसँग बजेट माग गर्ने गर्दछन् र अर्थ मन्त्रालयले त्यो बजेट खाका, वित्तीय संरचनाको खाका, त्यसपछि गएर कार्यक्रमको खाका जस्तो मध्यकालीन खर्च संरचनाको खाकाहरूका आधारमा एलएमबिआइएस सिस्टममा सिलिङ अनुसार आफ्नो सीमाभित्र रहेको बजेट चाहिँ एलएमबिआइएसमा प्रविष्ट गर्छ र त्यसको आधारमा चाहिँ एलएमबिआइएसमा प्रविष्ट गरिसकेपछि आवश्यक पर्ने ऐन, नियम, कानुन, बजेट सम्बन्धी डकुमेन्टहरू तयार गरी अर्जुमा गरी अर्थ मन्त्रीले संसदमा बजेट प्रस्तुत गर्छन् र संसदबाट बजेट पारित हुन्छ। यो चाहिँ बजेट निर्माण गर्ने प्रक्रिया हो भनेर बजेट निर्माण प्रक्रियामा तपाईँले यसरी लेख्नु पर्यो। त्यो बजेट निर्माण प्रक्रियामा कार्तिक महिनामा के गर्ने, मङ्सिर महिनामा के गर्ने, पौष महिनामा के गर्ने त्यो लेख्नु पर्दैन। यो महिना महिनाको सेड्युल बनाएर लेख्नु पर्दैन। अहिले मैले भनेको कुराहरू मिलाएर लेख्नुभयो भने हुन्छ। यो प्रक्रिया प्रायः माघबाट सुरु हुन्छ भनेर तपाईँले लेख्नुभयो भने हुन्छ। कार्तिक मङ्सिरबाटै सुरु हुन्छ, माघबाट चाहिँ छलफल हुँदै यो संरचनाहरू वित्त संरचना यो कार्यक्रमको संरचना त्यसको साधनको संरचना माघ महिनामा तयार हुन्छ र त्यसपछि सिलिङहरू दिएर जाने हुन्छ भनेर तपाईँले त्यसरी सुरु गरे हुन्छ है। यो केही गाह्रो भएन, टेबुलै बनाएर ए पुष महिनामा यो, साउनमा यो भनेर यसरी लेख्नु पर्दैन। त्यति कुरा गरेर तपाईँले बजेट चाहिँ कसरी निर्माण हुन्छ भन्ने कुरामा मैले अहिले भनेको कुराको आधारमा हुन्छ। अनि त्यसपछि गएर यसकै आधारमा प्रदेश र स्थानीय तहमा पनि यही प्रक्रिया फलो गरेर उनीहरूको पनि प्रदेशमा पनि मध्यकालीन खर्च संरचना हुन्छ, बजेट संरचना हुन्छ, विभिन्न मन्त्रालयले 3 वर्षको खाका प्रक्षेपण गर्छन्, त्यसको आधारमा अर्थ मन्त्रीले संसदमा प्रस्तुत गरेर पास हुन्छ भनेर लेख्नु पर्यो। स्थानीय तहमा पनि मध्यकालीन स्थानीय तहले यो पूरै रूपमा कार्यान्वयन गरेका छैनन्। प्रदेशमा कार्यान्वयन भएको छ आवश्यक रूपमा, हामीले यो सङ्घीय सरकारमा त पूर्ण रूपमा कार्यान्वयन गरेका छौँ। प्रदेशमा यो केही कुनै न कुनै रूपमा कार्यान्वयन भएको छ, पूर्ण रूपमा कार्यान्वयन भए पनि स्थानीय निकायले भने यो कार्यान्वयन गर्न सकेका छैनन्। मध्यकालीन खर्च संरचना बनाउने, वित्त खाका बनाउने, कार्यक्रमको खाका बनाउने र त्यसको आधारमा बजेट बनाउनेको कुनै रूपमा अभ्यास चाहिँ स्थानीय तहले गर्न सकिरहेका छैनन्। त्यो गर्न जरुरी छ भनेर तपाईँले दिल्ली लेख्नु पर्यो। अब यो एलएमबिएसमा चाहिँ यो कुन चरणमा भन्दा बित्तिकै पहिला यो अघि भनेको चरण सकिएपछि यो भनेको पहिला चाहिँ मन्त्रालयहरूले 3 वर्षको खाका अर्थ मन्त्रालयमा प्रस्तुत गर्छन्, योजना आयोगमा, योजना आयोगले वित्त खाका, त्यसपछि गएर कार्यक्रमको खाका, त्यसपछि गएर बजेटको खाका र त्यसले चाहिँ खर्च र आमदानीको प्रक्षेपण गरेर उसले बजेटको सीमा निर्धारण गरिदिन्छ। त्यो सीमामा चाहिँ मन्त्रालयहरूले बजेट माग गर्छन्। त्यो बजेट माग गरेपछि अर्थ मन्त्रालयमा बजेटको छलफल हुन्छ र त्यो छलफल सीमा अनुरूपको बजेटमा छलफल भइसकेपछि एलएमबिआइएसमा एन्ट्री गरिन्छ। यो कुरा चाहिँ मैले किशोर सिग्दललाई बुझाएँ है। एकचोटि फेरि भनिदिनुहोस् होला सर, भनेको यही भने पप्पु कुमार गुप्ताजीलाई पनि मैले अहिले यही भने, पहिला मन्त्रालयहरूले नै खाका बनाउँछ, मन्त्रालयहरूले 3 वर्षीय बजेट संरचना बनाएर उनीहरूले योजना आयोगमा प्रस्तुत गर्छ। योजना आयोगले वित्त खाका, कार्यक्रम खाका, स्रोत साधनको खाका बनाउँछ, जसलाई हामीले मध्यकालीन खर्च संरचना भनेर भन्छौँ। त्यसको आधारमा सिलिङ निर्धारण गरिदिन्छ, त्यो सिलिङभित्र बसेर मन्त्रालयहरूले बजेट माग गर्छन्, वित्तीय खाका, वित्त खाका, कार्यक्रम खाका सहित त्यो बजेटको सीमाभित्र बसेर अर्थ मन्त्रालय बजेट माग गर्छन्। अर्थ मन्त्रालय बजेट माग गरिसकेपछि अर्थ मन्त्रालय र ती निकायहरूको बिचमा छलफल हुन्छ, योजना आयोगमा पनि छलफल हुन्छ, लेखे हुन्छ, तर मूल रूपमा अर्थ मन्त्रालयमै छलफल हुन्छ। पहिला चाहिँ योजना आयोगमा छलफल हुन्छ, त्यसपछि अर्थ मन्त्रालयमा छलफल हुन्छ, लेख्नुभएको हुन्छ। छलफल भइसकेपछि त्यो छलफलका आधारमा अर्थ मन्त्रालयले एलएमबिआइएसमा बजेट प्रविष्ट गर्छ। प्रविष्ट गरेपछि चाहिँ बजेटको तर्जुमा चाहिँ त्यहीबाट त्यसपछि अनि अन्य कागजहरू बनाएर बजेट तर्जुमा हुन्छ भनेर लेख्नु पऱ्यो। बजेट सिलिङ चाहिँ योजना आयोगले बनाउँछ, बजेटको सिलिङ गर्ने बनाउने काम नै योजना आयोगको हो। योजना आयोगले चाहिँ अहि भनेका आधारमा बजेट सिलिङ बनाउँछ भनेर लेख्नु पऱ्यो। मन्त्रालयबाट बजेट माग गर्दा एलआइबिएसमा एन्ट्री गर्ने होइन, मन्त्रालयबाट बजेट माग गरेकोमा अर्थ मन्त्रालय र मन्त्रालय बसेर छलफल गरेर एलएमबिआरसम्म बजेट इन्ट्री गर्ने हो भनेर बुझ्नु पर्यो, यसरी बुझ्नुपर्ने हुन्छ। अब बजेट निर्माण प्रक्रियामा प्रदेश र स्थानीय तहलाई दिने रकम चाहिँ हामीले कुन बेलामा छलफल गर्छौँ भन्दाखेरि यो माघ महिनामा स्रोत साधनको प्रक्षेपण भइसकेपछि यो वैशाख जेठमै वैशाख महिनामा चाहिँ हाम्रो राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले चाहिँ सूत्र बनाएर दिन्छ अर्थ मन्त्रालयलाई, त्यसको आधारमा यो प्रदेश र स्थानीय तहलाई कति रकम दिने भन्नेमा छलफल चाहिँ त्यहाँनिर हुन्छ। यो चाहिँ त्यसरी बुझ्नु पऱ्यो है, यो मैले सीता भुषालजीले भन्नुभएको छ। प्रदेश र स्थानीय तहलाई दिने रकम चाहिँ राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले सूत्र सिफारिस गरेपछि त्यो सूत्रका आधारमा मात्रै हामीले छलफल गरेर हामीले त्यो बजेट चाहिँ अब हालिदिने गर्छौँ, छलफलै गर्नु पर्दैन, उसले सूत्र पठाइदिन्छ, त्यो सूत्रको आधारमा चाहिँ दिने हामीले निर्णय गरेका हुन्छौँ। बजेट समिति भन्ने हुँदैन, स्रोत साधन समिति भन्ने हुन्छ। स्रोत साधन समिति भनेको राष्ट्रिय योजना आयोगमा हुन्छ, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्र ब्याङ्कको गभर्नर, अर्थ सचिव, राजस्व सचिव, महालेखा नियन्त्रक, राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको सचिव, आर्थिक क्षेत्र हेर्ने माननीय सदस्य र अनि अर्थ के अरे योजना आयोगको सचिव रहेको एउटा समिति हुन्छ, त्यसैलाई हामीले स्रोत साधन समिति भनेर भन्छौँ। बजेट समिति भन्ने हुँदैन, पप्पु कुमार गुप्ताजी, स्रोत साधन समिति भन्ने हुन्छ, त्यो अहिले मैले भनेको स्रोत साधन समिति हो भनेर बुझ्नु पऱ्यो। अनि एलएमबिएसको फर्स्ट युज बजेट फर्मुलेसनको कुन स्टेपमा हुन्छ भनेर भन्यो, एलएमबिएसको फर्स्ट युज भनेकै बजेट फर्मुलेसनमा कहाँनिर हुन्छ भने अर्थ मन्त्रालयमा बजेटको लागि छलफल गर्न आइसकेपछि त्यहाँ एलएमबिएसमा इन्ट्री हुन्छ, फर्स्ट इन्ट्री भनेकै त्यहीँ हुने हो। एलएमबिएसमा बजेट इन्ट्री गर्ने काम चाहिँ अर्थ मन्त्रालयले गर्छ, अरूले गर्दैनन्। एलएमबिएसमा बजेट प्रविष्टि गर्ने काम चाहिँ अर्थ मन्त्रालयको हो। त्यो एलएमबिएसमा बजेट प्रविष्टि गर्ने काम चाहिँ यो योजना आयोगको छलफल सकिसकेपछि बजेट खाका, वित्तीय खाका, स्रोत साधनको खाका बनाइसकेपछि मन्त्रालयहरूले अर्थ मन्त्रालयमा बजेट माग गरिसकेपछि मात्र बल्ल एलएमबिएसमा अर्थ मन्त्रालयले निर्णय गरेर प्रविष्टि गर्छ, त्यसको युज चाहिँ त्यहाँनिर हुन्छ भनेर बुझ्नु पऱ्यो। रोशन ग्यावली फर्स्ट युज भनेकै त्यही हो, यो स्टेपमा हुन्छ भनेर बुझ्नु पऱ्यो। अब म्याक्रो इकोनोमिक फ्रेमवर्क भनेको पनि राष्ट्रिय योजना आयोगले बनाउँछ, यो चाहिँ बजेट रिसोर्स कमिटीले बनाउने हो। बजेट र रिसोर्स, यो बजेट एन्ड रिसोर्स कमिटी नलेखेर रिसोर्स कमिटी नै भनिन्छ त्यसलाई, त्यो रिसोर्स कमिटीले नै रामबहादुर शाहजीले के गर्नु पऱ्यो, म्याक्रो इकोनोमिक फ्रेमवर्क चाहिँ त्यसले बनाउँछ भनेर भन्नु पऱ्यो। त्यसलाई हामीले स्रोत साधन समिति पनि भन्छौँ, बजेट स्रोत साधन समिति भने पनि त्यही समिति हो। त्यसले नै चाहिँ के गर्छ त भन्दा म्याक्रो इकोनोमीको फ्रेमवर्क बनाउँछ। म्याक्रो इकोनोमीको फ्रेमवर्क भनेको कति पैसा हामी सङ्कलन गर्न सक्छौँ वैदेशिक सहायताबाट, अनुदानबाट, ऋणबाट, र कति खर्च गर्नुपर्ने हुन्छ भनेर गरिने प्रक्षेपणलाई नै हामीले म्याक्रो इकोनोमिक फ्रेमवर्क भनेर भन्छौँ। तिन वर्षमा यति स्रोत साधन चाहिन्छ, तिन वर्षमा यति खर्च गर्नुपर्छ भनेर त्यो राष्ट्रिय योजना आयोगको उपाध्यक्षको स्रोत साधन समितिले बनाएकोलाई नै हामीले म्याक्रो इकोनोमिक फ्रेमवर्क भनेर भनिन्छ। कार्यालयबाट चाहिँ गर्ने चाहिँ म्याक्रो इकोनोमिक फ्रेमवर्क होइन, कार्यालयबाट गरेकोलाई हामीले स्रोत साधन समिति भन्दैनौँ, बजेट समिति पनि भन्दैनौँ, तर कार्यालयले पनि बनाउन सक्छ, त्यो अलग कुरा भयो। छुट्टै हरेक कार्यालयमा चाहिँ बजेट समिति योजना, यो चाहिँ कार्यालयको त उसले बनाउँछ, यो योजना बजेट समितिले बनाउँदैन, कार्यालयमा योजना तथा कार्यक्रम महाशाखा भन्ने हुन्छ त्यसले बनाउँछ, त्यसैलाई बजेट समिति तपाईँले मान्न सक्नुहुन्छ। हरेक मन्त्रालयमा योजना र कार्यक्रम महाशाखा हुन्छ, त्यो योजना महाशाखा भनेकै बजेट समितिको काम गर्ने त्यसैले हो, कार्यालयबाट गर्नेको। नवराज खतिवडाजीले लेख्नु मन लाग्यो भने त्यसरी लेख्न चाहिँ मिल्छ, तर त्यो वैधानिक चाहिँ होइन। यो स्रोत साधन समिति चाहिँ व्यवस्थै गरिरहेको छ ऐनमा, बजेट समिति चाहिँ त्यो ऐनमै व्यवस्था गरिरहेको छैन, आफैले कार्यालयहरूले बनाउनु पर्ने हुन्छ, बनाउन सक्ने छ बजेट समिति भन्ने व्यवस्था छ, त्यो कारणले कार्यालयमा चाहिँ यो योजना महाशाखाले बनाउने जुन हुन्छ, योजना र कार्यक्रम महाशाखाले को समय जगतमा आर्थिक प्रशासन शाखा प्रमुख, त्यसपछि ले अरू पनि मान्छेहरू प्रोक्युरमेन्ट प्रमुख राखेर बन्यो भने त्यसलाई तपाईँले बजेटमा भन्न सक्नुहुन्छ, केही फरक पर्दैन। पार्लियामेन्टले बजेट एप्रुभ भएपछि एलएमबिएसको युज के कस्तो हुन्छ भने, अब पार्लियामेन्ट पहिला त यो एलएमबिएस अनुरूपको बजेट एलएमबिएसमा प्रवेश गरेकै बजेट चाहिँ नि हाम्रो बजेट सिटमा चाहिँ त्यही एलएमबिएसमै प्रवेश गरेको कुरा चाहिँ सरकारको बजेट सिटमा हुन्छ, रातो किताबमा हुन्छ, जुन संसदमा पास हुन्छ। त्यसैले एलएमबिएसबाट पास भएको बजेट नै संसदले पास गरेको बजेट हो। त्यस कारणले के बुझ्नु पऱ्यो भने, पार्लियामेन्टले बजेट एप्रुभ गर्नु भनेकै एलएमबिएसको एप्रुभ गरेको भनेर बुझ्नु पऱ्यो। एलएमबिएसको जुन कुरा प्रविष्ट गरिएको हुन्छ त्यही कुरा चाहिँ रेडबुकमा हुन्छ, त्यही रेडबुक चाहिँ संसदले पास गरेको हुनाले पार्लियामेन्टले बजेट एप्रुभ भएपछि एलएमबिएसको युज चाहिँ के हुँदछ भने, त्यसको खर्च गर्ने मात्र युज भनेको, अब त्यो एलएमबिएसमा भएको अनुसार, त्यसमा भएको कार्यक्रम अनुसार, त्यसमा भएको शीर्षक उपशीर्षक अनुसारको मात्रै पैसा निकासा दिएर त्यसको भुक्तानी गर्ने काम चाहिँ कोरेल निकाले गर्ने। त्यही हो पार्लियामेन्टले बजेट एप्रुभ भएपछि एलएमबिएसको युज गर्ने भनेको त्यसरी हो भनेर बुझ्नु पर्यो। अहिले सबै काम अनलाइनबाट हुन्छ भन्छ नि सर, त्यो एकदमै अनलाइनबाट हुन्छ। त्यो एलएमबिआइएस भनेको अनलाइन सिस्टम हो। एलएमबिआइएस चाहिँ नि हरेक मन्त्रालयमा पनि, यो एलएमबिआइएस चाहिँ नि सबै मन्त्रालयलाई उपलब्ध गराइदिया हुन्छ। त्यसले अर्थ मन्त्रालयले एलएमबिआइएस सबै मन्त्रालयलाई उपलब्ध गराइदिया हुन्छ। सबै मन्त्रालयले एलएमबिआइएस सिस्टममै बजेट प्राप्त गरेका हुन्छन्। त्यही एलएमबिआइएस सिस्टमबाट उसले अनलाइन चाहिँ कोले निकाले पनि एलएमबिआइएसै हेरेर उसले पैसाको भुक्तानी गर्ने भएको हुनाले अहिले सबै काम चाहिँ अनलाइनबाटै हुन्छ, एकदमै हुन्छ। किन हुन्छ त किशोर सिद्धलजी भने, एलएमबिएस भनेको अनलाइन सिस्टम हो। एलएमबिएसमा भुक्तानी गर्ने, त्यसमा बजेट कति छ भन्ने कुरा सिधै हेर्न सकिन्छ एलएमबिएस सफ्टवेयरमा गएर। त्यसैले यसबाट चाहिँ अनलाइन हुन्छ भनेर हामीले बुझ्नु पऱ्यो। लाइन मोनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम भनेकै एलएमबिएस हो, मानव बाबु थापाले लेखेको अहिले कुरा मिल्छ, यति कुरा मैले बताएँ। यो चाहिँ मैले नेपालको बजेट चक्र बजेट प्रणाली कसरी सञ्चालन भएको छ भनेर हामीले कुरा बुझाएको भए। मैले अब मैले बजेटको निर्माणको कुरा त मैले गरेँ, अब बजेटको कार्यान्वयन कसरी हुन्छ हामी यता पढ्नेछौँ। बजेट कार्यान्वयन, बजेट व्यवस्थापनको महत्त्वपूर्ण चरण हो, बजेट चक्रको महत्त्वपूर्ण चरण हो भनेर लेख्न सक्नुहुन्छ। बजेट कार्यान्वयन समग्र बजेट प्रणालीलाई व्यवस्थित गर्ने, समग्र बजेट प्रणाली सफलता वा असफलता, समग्र बजेट प्रणालीको सफलता र असफलता यसो कार्यान्वयनमा निर्भर गर्छ। त्यसैले बजेट कार्यान्वयनको चरणलाई बजेट व्यवस्थापनमा, बजेट चक्रको चरणमा महत्त्वपूर्ण चरणको रूपमा लिइन्छ भनेर तपाईँले ब्याकग्राउन्ड लेख्न सक्नुहुन्छ। अब त्योभन्दा लोकेन्द्र विष्टजीले सोधेको कुरा यहाँ बताइदिन्छु, त्यसपछि जाउँला। बजेट पर्पोज डाइरेक्ट एलएमबिएसबाट अफिसहरूलाई गरेर अनि छलफल हुन्छ होइन भन्नु उहाँले कुरा भएन। बजेट पर्पोज चाहिँ डाइरेक्ट एलएमबिएसबाट हुँदैन भाइ, यो बजेट पर्पोज चाहिँ नि उसले एलएमबिएसमा गर्छ। एलएमबिएसमा बजेटहरू, एलएमबिएस सिस्टममै मन्त्रालयहरूले आफ्नो बजेट माग त गरेका हुन्छन्, नगरेको होइनन्, तर त्यो फाइनल हुँदैन। एलएमबिएसमा चाहिँ नि इन्ट्री गर्ने, फाइनल इन्ट्री गर्ने चाहिँ काम अर्थ मन्त्रालयले मात्रै गर्छ। जुन कार्यालयहरूले एलएमबिएसको नाममा एलएमबिएस सिस्टममा बजेट प्रपोज गरेका हुन्छन् त्यो बजेट पास हुँदैन, त्यही बजेट पास हुने भए अर्थ मन्त्रालयकै काम। अर्थ मन्त्रालयले एलएमबिएसमा प्रविष्टि गरेको बजेट नै पास हुने हो। त्यसैले के बुझ्नु पऱ्यो भने, मन्त्रालयहरूले बजेट प्रपोज गर्छन् एलएमबिएसको ढाँचामा प्रस्तुत गर्ने उनीहरूले, एलएमबिएसको ढाँचामा, एलएमबिएसको सिस्टममा उनीहरूले बजेट प्रस्तुत गर्छन् र त्यो प्रविष्टि गर्ने काम चाहिँ अर्थ मन्त्रालयले गर्छ, यसरी बुझ्नु पर्यो। छलफल चाहिँ नि उनीहरूको डाइरेक्ट एलएमबिएसमा प्रविष्टि गर्ने बेला छलफल हुने, एलएमबिएसमा कति पैसा राख्ने भन्नेमै छलफल हुने। एलएमबिएसमा म यति पैसा मात्रै राखिदिन्छु है भनेर अर्थ मन्त्रालयले भन्छ र उसले जति पैसा एलएमबिएसमा राखिदिन्छ त्यो पैसा मात्रै फाइनल हुन्छ, कार्यालयले प्रपोज गरेको फाइनल हुँदैन, यसरी बुझ्नु पर्यो। लोकेन्द्र विष्टजी तपाईँलाई मैले यसरी बुझाएँ। अब म फेरि पुरानो पुनरावृत्ति पहिलाकोमा म गएँ भनेको केमा गएँ भने, यो हामीले अहिले पढिरहेछौँ बजेटको कार्यान्वयनको बारेमा कुरा गर्छौँ, बजेटको कार्यान्वयन कसरी हुन्छ भन्ने। पहिला चाहिँ बजेटको कार्यान्वयन कसरी हुन्छ भन्दा, सिधै मन्त्रालयहरूले गर्छन्, सिधै मन्त्रालयबाट हुन्छ, मन्त्रालय विभागहरूबाट हुन्छ, मन्त्रालय विभाग अन्तर्गतका निकायहरूबाट कार्यान्वयन हुन्छ सिधै। अर्को कन्ट्र्याक्टर ठेकापट्टा मार्फत पनि बजेटको कार्यान्वयन हुन्छ, अमानतबाट ठेकाबाट हुन्छ भनेर भन्नु पऱ्यो। व्यवस्थापन करारबाट पनि हुन्छ, म्यानेजमेन्ट कन्ट्र्याक्टबाट पनि गर्न सक्छौँ, आउटसोर्सिङबाट पनि हुन्छ लेख्न मिल्छ तपाईँले, पब्लिक प्राइभेट पार्टनरसिपको माध्यमबाट पनि हुन्छ, उपभोक्ता समूहको माध्यमबाट पनि हुन्छ, यो प्रयोगकर्ता समूहको माध्यमबाट पनि बजेटको कार्यान्वयन हुन्छ, विभिन्न सामुदायिक संस्थाहरू मार्फत पनि बजेटको कार्यान्वयन हुन्छ, सामुदायिक संस्था, प्रयोगकर्ता समूह, उपभोक्ता समूहबाट पनि हुन्छ, सरकारी निकायले आफै गर्न सक्ने पनि भए र अथवा विभिन्न कन्ट्र्याक्टर माध्यमबाट पनि हामी बजेटको कारण गर्छौँ। बजेट कारण कसरी हुन्छ भन्यो भने यी निकायबाट हुन्छ भनेर तपाईँ लेख्नुभयो। अब अर्को बुझाउँछु, भयो बजेटको कारण चाहिँ नि हाम्रो अख्तियारी कार्यक्रम, बजेटको अख्तियारी के पाएको छ, कार्यक्रम कति छ र वार्षिक कार्यक्रम के हो, त्यसको आधारमा हामी बजेटको कार्यान्वयन गर्छौँ, त्यो पनि लेख्नु पऱ्यो। अनि बजेटको कारण गर्दाखेरि हामीले दुईवटा कुरा, एउटा भौतिक लक्ष्य र वित्तीय, भौतिक लक्ष्य प्रगति, वित्तीय लक्ष्य प्रगति। बजेटको कार्यान्वयन गर्ने कुरामा हाम्रो भौतिक लक्ष्य र प्रगति कति भयो, वित्तीय लक्ष्य र प्रगति कति भयो, वित्तीय लक्ष्य र भौतिक लक्ष्य जस्ता कुराहरूलाई पनि हामी बजेट कार्यान्वयनमा ध्यान दिन्छौँ। वार्षिक कार्यक्रम, त्यसको वित्तीय लक्ष्य र भौतिक लक्ष्य ध्यान दिएर त्यो अनुरूप चाहिँ हामीले बजेटको कार्यान्वयन गर्छौँ। भौतिक लक्ष्य कुन कुन महिनामा कति हासिल गर्ने भनेका छौँ, वित्तीय लक्ष्य कति गर्ने भनेका छौँ, चार बजेटको कार्यान्वयन हुन्छ भनेर भन्नु पऱ्यो। बजेट कार्यान्वयनमा अघि विभिन्न सरकारवालाहरूको सम्बन्ध रहन्छ भनेर मैले भनिसकेँ। बजेट कार्यान्वयन चाहिँ नि गर्ने जिम्मा चाहिँ बजेटको कार्यान्वयन गर्ने जिम्मा चाहिँ सम्बन्धित निकायको हो, जसले अख्तियारी प्राप्त गरेका हुन्छन्। आफ्नो वार्षिक कार्ययोजनाहरू, आफ्नो अख्तियार र कार्यक्रमहरू बजेट कार्यान्वयन गर्नुपर्ने हुन्छ। बजेट कार्यान्वयन गर्दा ती विभिन्न सरकारवालाहरू अघि भनेकोलाई प्रयोग गर्न सकिन्छ। बजेट कार्यान्वयनमा चाहिँ अब समस्याहरू के छन् भनेर भन्यो भनेदेखि चाहिँ अब यहाँ जाउँ नेपालको बजेट कार्यान्वयनमा के कस्ता समस्याहरू छन् भनेर भन्यो भने हामीले के बुझ्नु पऱ्यो भने पहिलो कुरा चाहिँ हामीले प्रि फिजिबिलिटी स्टडी, फिजिबिलिटी स्टडी र डिपिआर स्टडीहरू नै पर्याप्त गरेका हुँदैनौँ, त्यसले गर्दा बजेट कार्यान्वयन गर्न गाह्रो हुन्छ। पूर्व सम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन र वृहत परियोजना विश्लेषण तथा प्रतिवेदन जस्ता कुराहरू हामीले समयमै गर्न सक्दैनौँ, त्यसले गर्दा बजेट कार्यान्वयनमा समस्या छ। अर्को बजेट कार्यान्वयनमा समस्या भनेको जग्गा प्राप्ति र मुआवजाको समस्या छ। जग्गा प्राप्ति, मुआवजा अनि इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट, वातावरणीय प्रभाव विश्लेषण, वन तथा वातावरणीय प्रभावको समयमै हामीले विश्लेषण गरेर त्यसको क्लियरेन्स लिएका हुँदैनौँ। जग्गा प्राप्ति, मुआवजाको साथसाथै ती कुराहरू वन र वातावरणसँग सम्बन्धित कुराहरूको टुङ्गो नलागेको कारणले, समयमै त्यसको कुराहरूको निर्णय नगरेको कारणले बजेट कार्यान्वयनमा समस्या हुने गरेको छ भनेर लेख्नु पऱ्यो। दुईवटा तेस्रो, बजेट कार्यान्वयनमा स्थानीय तहमा हुने समस्याहरू, स्थानीय तहमा बजेट कार्यान्वयनमा देखिने समस्याहरू, फिल्ड स्तरमा भन्ने कार्यस्थलमा स्थानीय तहमा बजेट कार्यान्वयनमा हुने विभिन्न समस्याहरूको पूर्व समाधान नगर्ने, प्रोएक्टिभली समाधान नगर्ने, बजेट कार्यान्वयन गर्नु पूर्व नै स्थानीय तहमा के समस्या छन्, स्थानीय तहमा चाहिँ त्यो बजेट कार्यान्वयन गर्दा त्यसले चाहिँ वातावरणमा पर्ने प्रभाव, त्यसले रोजगारीमा पार्ने प्रभाव, त्यसले आम नागरिकको स्वास्थ्यमा पर्ने प्रभाव, त्यसले आम नागरिकको बस्ती विकासमा, जीवनस्तरमा पार्ने प्रभाव, आम नागरिकलाई हुने अप्ठ्यारो कठिनाई जस्ता कुराहरूलाई हामीले प्रोएक्टिभली, पूर्व क्रियाशील भएर हामीले त्यसको अध्ययन गरेर, गहन अध्ययन गरेर हुँदैनौँ, त्यसले गर्दाखेरि कार्यान्वयनमा समस्या हुन्छ। अनि स्थानीय तहमा कार्यान्वयन गर्ने बेलामा विभिन्न उनीहरूले हाम्रो यस्तो समस्या भयो, हाम्रो यसले चाहिँ यस्तो प्रभाव पार्ने भयो, यसरी यो काम रोकिदेऊ नगर भनेर भन्ने गरिरहेको हुन्छ, त्यो समस्या हो। अर्को, हाम्रो कार्यान्वयन क्षमतै कमजोर छ, बजेट कार्यान्वयन गर्न सक्ने क्षमता हाम्रो कमजोर छ। यो कमजोर के कारणले भएको छ भने हाम्रो प्रशासनिक संस्कार, हाम्रो प्रशासनिक परिपाटी, सरुवा बरुवाको कुरादेखि लिएर यो अनावश्यक रूपमा फ्रिक्वेन्टली सरुवा हुन्छ, बारम्बार मान्छेलाई सरुवा भइरहेको हुन्छ, निश्चित समयमा सरुवा बरुवा गर्ने हाम्रो प्रणाली नै छैन। हाम्रो प्रशासनिक संस्कार बक पाखे, काम पछाउने, जोखिम लिन नचाहने जस्ता हाम्रो संस्कार छ, त्यसले पनि बजेट कार्यान्वयनमा समस्या भएको छ। अर्को, बजेट कार्यान्वयनमा चाहिँ हाम्रो समन्वयको पनि अभाव छ। कुनै ठाउँमा हाम्रो स्रोत साधन धेरै छ कार्यान्वयन गर्न सक्यो, र कुनै ठाउँमा चाहिँ कार्यान्वयन गर्नको लागि स्रोत साधनकै अभाव भएको पनि छ। भनेको भन्छ बजेटको सही एलोकेसन नभएको, प्रायोरिटी प्राथमिकता सुनिश्चित नभएको, बजेटको प्राथमिकता सुनिश्चित नभएको र सही एलोकेसन नभएको कारणले गर्दाखेरि पनि हाम्रो कहिलेकाहीँ कार्यान्वयनमा समस्या हुन्छ भनेर, कहिलेकाहीँ होइन प्रायः कार्यान्वयनमा समस्या हुन्छ। बजेटको एलोकेसन पनि, प्रायोरिटी पनि निश्चित नभएको र एलोकेसन पनि ठिक तरिकाबाट नगएको कारणले गर्दा पनि हाम्रोमा समस्या त्यस कारणले भएको छ भनेर हामी भन्छौँ, त्यो एउटा समस्या भनेर हामीले भन्छौँ। अर्को चाहिँ हामीले कार्यान्वयनमा समस्या के छ त भनेर भन्यो, त्योदेखि बाहेकको भनेर भन्यो भने चाहिँ हाम्रो ठेक्कापट्टा प्रणाली, हाम्रो ठेक्कापट्टाली प्रणाली चाहिँ, यो ठेक्कापट्टा प्रणाली चाहिँ लामो समय, तीन चारवटा कुरा लेखेको हुन्छ, कस्ट ओभररन, टाइम ओभररन, प्रोसेस ओभररन जस्ता कुराहरूबाट हाम्रो ठेक्का प्रणाली गुर्जिरहेको छ। ठेक्का लिने, समयमा काम सम्पन्न नगर्ने, समय बढाउन खोज्ने, क्वान्टिटी र क्वान्टिटी बढाउन खोज्ने, र सँगसँगै चाहिँ त्यो ठेक्का प्राप्त गर्नेले चाहिँ समयमा काम सम्पन्न नगर्ने र ती थप काम सिर्जना गर्ने प्रवृत्ति रहने, यो समग्र ठेक्का प्रणालीमा हाम्रो कमजोरी छ, त्यसले गर्दाखेरि पनि हाम्रो बजेट कार्यान्वयनमा चुनौती देखिएको छ, समस्या देखिएको छ। अर्को हाम्रो चाहिँ निरन्तर नियमन अनुगमन नहुनु कार्यान्वयनको, कुन तहको कार्यान्वयन भयो, कति कार्यान्वयन भयो भनेर सम्बन्धित निकायले पनि निरन्तर नियमन अनुगमन गर्नुपर्ने हुन्छ, मन्त्री सचिवले सँगसँगै योजना आयोग र अर्थ मन्त्रालयबाट पनि यसको नियमन अनुगमन हुनु पर्थ्यो। त्यो नियमन अनुगमन पनि कार्यान्वयनमा पर्याप्त नभएको कारणले गर्दा हाम्रो बजेट कार्यान्वयनमा समस्या भएको छ भनेर हामीले बुझ्न सक्छौँ। अनि अर्को चाहिँ मिनिस्ट्री अफ फाइनान्सले अथोराइजेसन एक्सपेन्डिचर्स सुरुमै दिन्छ, दिन जरुरी नै छैन, एलएमबिआइएसमा बजेट पास हुनु भनेकै अख्तियारी हो, छुट्टै अख्तियारी जरुरी नै छैन। छुट्टै अख्तियारी भनेको अवण्डामा रहेको पैसाको लागि मात्रै अख्तियारी चाहिने हो, अख्तियारी विदिन नै दिन्छ मिनिस्ट्री अफ फाइनान्सले एक्सपेन्डिचरको अथोराइजेसन सुरुमै दिन्छ। तपाईँले बुझ्नु पर्यो उसले एक्सपेन्डिचरको अथोराइजेसन त जेठ 16 गते नै दिन्छ, जेठ 15 बजेट आउँछ, जेठ 16 उसले अथोराइजेसन दिएको छ, त्यस कारणले सुरुमै अथोराइजेसन नदिएको भन्न मिल्दैन। तर कतिपय उसले बजेट चाहिँ रोक्का गरेको हुन्छ, डिपिआरहरू नभएको अथवा चाहिँ नि बजेट रोक्का चाहिँ गरेमा गरिदिएको हुन्छ, त्यसले गर्दा नै कार्यान्वयन गाह्रो भएको हुन्छ। तर अर्थ मन्त्रालयले अथोराइजेसन नदिएको कारणले गर्दा यो बजेट चाहिँ कार्यान्वयन अप्ठ्यारो भयो, बजेट कार्यान्वयनमा समस्या भयो भनेर अहिले लेख्न मिल्दैन, गाह्रो हुन्छ अहिले। अहिले चाहिँ किनभने उसले त बजेट जुन दिन पास गर्छ त्यो दिन ती कार्यालयले अख्तियारी पाइसकेका हुन्छन्, त्यस कारणले त्यो गर्न मिल्दैन। तर विभिन्न मन्त्रालयहरूले चाहिँ गर्दैन, विभिन्न मन्त्रालयहरूले आफ्नो अवण्डामा राखेको पैसा, मन्त्रालयमा नाममा भएको पैसा चाहिँ नि मन्त्रालयले नै आफ्ना वार्ताहरू गर्ने निकायलाई सुरुमा उसले अथोराइजेसन दिँदैन, समस्या त्यहाँनिर छ। अर्थ मन्त्रालयले त दिएको हुन्छ, सम्बन्धित मन्त्रालयले दिँदैन। जस्तो विकास निर्माणका मन्त्रालयले सिधैमेती दिँदैन, विकास निर्माणका मन्त्रालयको चाहिँ नि तिनीहरूको आफ्नो हिसाब किताब हुन्छ, के हुन्छ त्यो नमिलिकन तिनीहरूले जानकारी दिँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ नि त्यो अथोराइजेसन रोकिने त्यहाँनिर हो। अर्थ मन्त्रालयले त त्यो कुनै रोक्का भएको कुनै विदेशी दात्री आयोजना आएको, विदेशी दात्री दात्री निकायसँग सम्झौता भएको प्रोजेक्टको त्यो सम्झौताको कुराहरू कम्प्लिट भएर रहेछ भने उसले अधिकार दिएको हुँदैन। कुनै चाहिँ विभिन्न कारणवश चाहिँ रोकानी गर्नुपर्ने अवस्था देखिएको, बजेटमा प्रपोज भए पनि त्यहाँ फिजिबिलिटी स्टडी नभएको, प्री फिजिबिलिटी स्टडी नभएको, डिपिआर तयार नभएको, स्रोतमा मात्रै भएको, तर ती कुराहरू नभएको कारणले रोक्ने भयो, त्यसको चाहिँ उसले रोकेकै हुन्छ। तर अरू चाहिँ उसले रोकेको हुँदैन, अरू त उसले सुरुमै अख्तियार दिएको हुन्छ, मन्त्रालयहरूले रोक्ने गर्छन्। तिनीहरूले चाहिँ मन्त्रालयले समयमै अख्तियार दिनुपर्छ, रोक्नुहुन्न भनेर तपाईँ लेख्न सक्नुहुन्छ बरु। यो मलाई रोशन ग्यावालीजीले सोध्नु भएको छ, सबै अरूलाई पनि लाग्ने मिल्ने गरेर। अनि अर्को चाहिँ हाम्रो बजेट कार्यान्वयन चाहिँ हामी सेड्युल अनुसार गर्दैनौँ, जुन समयमा जे काम गर्ने हो हामी त्यो गर्दैनौँ, बारम्बार हामी परिवर्तन गर्छौँ, खरिद योजनालाई खरिद कार्यक्रमलाई पनि बारम्बार परिवर्तन गर्छौँ, हाम्रो वार्षिक कार्यक्रममा पनि हामी बारम्बार परिवर्तन गर्छौँ, क्यालेन्डर अनुसार हामी काम गर्दैनौँ, त्यो कारणले पनि बजेट कार्यान्वयनमा समस्या छ भनेर हामीले भन्नु पऱ्यो। तोकिएको सेड्युल अनुसार, बजेट सेड्युल अनुसार हाम्रो काम गर्ने संस्कार छैन। अनि अर्को, बजेट कार्यान्वयन नहुँदा त्यसलाई दण्डनीय बनाइँदैन, कसैले बजेट कार्यान्वयन गर्न सकेन भनेर त्यसलाई चाहिँ हामीले कारवाही गर्ने व्यवस्था छैन। बजेट कार्यान्वयन गर्न नसक्नेलाई कारवाही गर्न सक्ने भएको भए पनि हुन्थ्यो, बजेट कार्यान्वयन गर्दाखेरि पनि नगर्दा पनि दण्डनीय हुनु नपर्ने, कुनै चाहिँ सजायको भागी हुनु नपर्ने कारणले गर्दाखेरि पनि हाम्रो बजेट कार्यान्वयन चाहिँ समयमा हुन सकेका छैन, प्रभावकारी हुन सकेका छैन भनेर हामीले यी समस्याहरू लेख्न सक्छौँ। र यिनै कुरालाई सुधार्नु पर्छ भनेर लेख्ने हो, सुधार गर्नु पर्यो भने पनि यिनैलाई उल्टायो हुन्छ, यो प्री फिजिबिलिटी स्टडी, फिजिबिलिटी स्टडी टाइममा गर्नु पर्यो, डिटेल प्रोजेक्ट रिपोर्ट समयमै बनाउनु पर्यो, समयमै वार्षिक कार्यक्रमहरू वैज्ञानिक ढङ्गबाट बनाउनु पर्यो, प्रायोरिटी सेक्टर प्रायोरिटी प्राथमिकता निर्धारण गरेर मात्रै कार्यक्रमहरू बजेटहरू बनाउनु पर्यो, त्यसरी योजना कार्यक्रमको प्रायोरिटी पनि त्यसकै आधारमा गर्नु पर्यो। यो कुराहरू तपाईँले मिलाएर यसलाई उल्टाएर यसको समाधान लेख्नुभयो भने पुग्छ। यो चाहिँ मैले बजेट दुइटा कुरा भने, बजेट तर्जुमाको कुराहरू गरेँ, कसरी हुन्छ, कुन सिस्टमबाट हुन्छ भनेर मैले बताएँ, निर्माण कसरी हुन्छ भनेर बताएँ, तर्जुमा र निर्माण भनेको एउटै हो। त्यसपछि मैले बजेट कार्यान्वयनको कुरा गरेँ र बजेट कार्यान्वयनमा के समस्या छ, कसले कार्यान्वयन गर्छ, कार्यान्वयन गर्ने निधिगत संस्थागत व्यवस्था के छन् र कार्यान्वयनमा के चुनौती समस्या छन् भन्ने कुरा मैले बताएँ। अब नमस्कार हुन्छ, प्रवेशजीले के भन्न खोज्नु भएको छ त्यही लेख्नु होला च्याट बक्समा। अब म धेरै बेर गर्दिनँ, मैले अब 15 मिनट जति तपाईँहरूसँग डिस्कसन गर्छु, त्यसपछि अनि हामी फेरि भोलि हामी यसको बारेमा डिस्कस गरौँला कुनै कुराहरू रह्यो भने। यसपछि हाम्रो बजेट कार्यान्वयनको चाहिँ मूल्याङ्कनको कुरा छ, बजेटको मूल्याङ्कन भनेको के हो भन्ने कुरामा अब म एकताली जाउँ है त। मूल्याङ्कनभन्दा अगाडि केही सोध्नु छ भने त्यहाँ च्याट बक्समा लेख्नुहोस्, छैन भने गराइदिन्छु। प्री फिजिबिलिटी स्टडी नभएको प्रोजेक्ट किन मेबपले एलएमबिएसमा एन्ट्री गर्छ म तपाईँलाई बताइदिन्छु। प्री फिजिबिलिटी स्टडी नहुँदा पनि हामीले चाहिँ यो कार्यक्रम बजेटमा चाहिँ छुट्याइदिएको हुन्छ, त्यो निकासा चाहिँ हुँदैन, प्रिफिजिबिलिटी स्टडी नभएको बजेट रोका गरेर राखिदिया हुन्छ, एलएमबी एसमा बजेट चाहिँ यसको हुन्छ, किन हुन्छ भने त्यो चाहिँ प्रिफिजिबिलिटी स्टडी उनीहरूले टाइममै सक्छ त्यस कारणले चाहिँ बजेट कार्यान्वयन गरिहाल्नुपर्छ भन्ने हिसाबले राखिदिएको हुन्छ। प्रिफिजिबिलिटी स्टडी नभए पनि स्रोतै नभएको कुरा त हाम्रो बजेटमा छ अहिले, स्रोतमै नभएको कुराहरू, स्रोतको प्रतिबद्धता नभएको, कमिटमेन्ट नभएको दिन्छु मात्रै भन्या भएर त बजेट राख्ने गरिरहेछ। किनभने यदि बजेट राखिएन भनेदेखि फेरि हाम्रो कार्यक्रमहरू, हाम्रो क्रियाकलापहरू चाहिँ ह्याम्पर हुन्छ। त्यो त्यो कार्यक्रम त कुनै न कुनै दिन त गर्नै पर्ने हुन्छ, त्यो प्रोजेक्ट त कुनै न कुनै दिन त सञ्चालन गर्नै पर्ने हुन्छ। त्यो कारणले गर्दा एलएमबीएसमा राख्नु परेको हो। प्रिफिजिबिलिटी स्टडी नभए पनि त्यो प्रोजेक्ट चाहिँ प्राथमिकतामै नपुगेको भए त राख्नु जरुरी थिएन। राष्ट्रिय प्राथमिक के अरे त्यो सालभरसाली कार्यक्रममा परेको छ, प्राथमिकता पहिलो प्राथमिकता पनि परेको छ, तर डिटेल फिजिबिलिटी स्टडी भएको छैन, अब नराखेर के गर्ने त, त्यस कारणले राख्नुपर्ने हुन्छ भनेर बुझ्नु पर्यो। यो मलाई कसले सोध्नु भएको थियो, रोशन ज्ञानीजीले सोध्नु भएको थियो, कसले सोध्नु भएको थियो बिर्से मैले। अब बजेट तर्जुमामा के समस्या छ भन्ने बताइदिउँला। अब यो बजेट तर्जुमामा हाम्रो समस्या के छ भने, एउटा चाहिँ हामी राष्ट्रिय प्राथमिकताका आधारमा हाम्रा योजना कार्यक्रमहरू हामीले तर्जुमै गर्दैन, एकदम पोलिटिकल आस्थाका आधारमा, पोलिटिकल फाइदा बेफाइदाका आधारमा, पोलिटिकल मागका आधारमा हामीले आयोजना कार्यक्रमहरू छनौट गर्छौँ। त्यो बजेट तर्जुमामा त्यसले समस्या बनाउँछ, एउटा प्राथमिकताहरू सुनिश्चितै भएको छ। अर्को हामीसँग प्रोजेक्ट ब्याङ्क नै छैन, फिजिबल प्रोजेक्ट ब्याङ्कहरू हरेक निकायले प्रोजेक्ट ब्याङ्क बनाउनु पर्ने हुन्छ, व्यावसायिक प्रोजेक्ट ब्याङ्क बनाउनु पर्ने हुन्छ। बिजनेस जहाँ इनपुट यदि हुन्छ, आउटपुट यदि आउँछ, यो प्रोजेक्टबाट यदि फाइदा हुन्छ, यस्तो प्रोजेक्ट यसरी कार्यान्वयन गर्न सकिन्छ भनेर उसले प्रोजेक्ट ब्याङ्क बनाउनु पर्ने हुन्छ। त्यो कहिले सुरु गर्ने हो, कुन समयमा सुरु गर्ने हो, त्यसको वैदेशिक सहायता कति हो, आन्तरिक स्रोत त्यसमा कति जुटाउने हो, त्यसले के फाइदा हुन्छ, कति वर्ष लगाएर त्यो पुरा गर्नुपर्ने हुन्छ लगायतको उसले सबै बनाएर डिटेल प्रोजेक्ट रिपोर्ट पनि बनाउने, प्रोजेक्ट ब्याङ्क चाहिँ बनाउनु पर्ने हुन्छ। त्यो प्रोजेक्ट ब्याङ्क छैन, बनाएको छैनन्, योजना आयोगले पनि बनाएको छैन, ती विभिन्न निकायले पनि बनाएको हुँदैनन्, त्यसले गर्दा बजेट तर्जुमामा हाम्रो समस्या छ। अर्को बजेट तर्जुमामा समस्या भनेको के हो त भन्दा, हामीले धेरै माग छ, स्रोत साधनको अभाव छ, हामीसँग धेरै चाहिँ माग, कार्यक्रम विकास आयोजनाहरूको माग चाहिँ धेरै गर्ने, तर एभाइलेबल स्रोत साधन चाहिँ कम हुने कारणले पनि बजेट तर्जुमामा हाम्रो समस्या छ भनेर हामी भन्छौँ। अर्को बजेट तर्जुमामा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि, यो गर्नै नसक्ने कामहरूको पनि हामीले माग गरेर आउँछौँ। पोहोर साल परार साल हामीले गर्न सकेका थिएनौँ, गर्न नसके पनि, कार्य सम्पादन गर्न नसक्ने, कार्यान्वयन गर्न नसकेका कुराहरूलाई पनि फेरि बजेटमा समावेश गरिन्छ। त्यसले गर्दाखेरि बजेट तर्जुमा कठिन हुन्छ, किनकि सही बजेट तर्जुमा गर्न सकिन्न, किनकि नसकिएको काम, गर्न नसकेको कामलाई पनि हामी निरन्तरता दिन्छौँ। त्यो कारण पनि, त्यो पनि हाम्रो बजेट तर्जुमामा समस्या छ। अर्को बजेट तर्जुमामा चाहिँ समस्या भनेको, हाम्रो माग चाहिँ कार्यालयहरूले समयमै बजेट माग गर्ने, अनि त्यो बजेटमा राम्ररी छलफल गर्ने, बजेटमा लेखिएको कुराहरू वित्त खाका, बजेट खाका, स्रोत साधनको खाका बनाउँदैन बनाउने, त्यो राम्रो बनाउँदै हुँदैन, त्यसले पनि बजेट तर्जुमामा समस्या छ। समयमै इन्फर्मेसनहरू पनि कार्यालयहरूले दिँदैन, समयमै छलफल गर्दैन, योजना आयोगमा अर्थ मन्त्रालयमा घनीभूत छलफल गर्दैन त्यो। अनि अर्को चाहिँ नि बजेट बनाउँदाखेरि अझै पनि कार्यालयहरूले चाहिँ गम्भीर रूपमा त्यसको विश्लेषण गर्ने, कार्ययोजना बनाउने गरेकै हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो बजेट तर्जुमामा समस्या छ भनेर हामी भन्छौँ। अब यसको यो चाहिँ बजेट अर्थतन्त्रले कोरोना पारेको प्रभाव प्रवेश बडुवालजीलाई म एकछिनपछि भनौँला, यो हामी फेरि पनि पढ्न सक्छौँ, अहिले बजेटकै कुरा बुझौँ। त्यो अर्थतन्त्रमा कोरोनाले पारेको प्रभाव चाहिँ तपाईँलाई म अर्को दिन पनि बताइदिन सक्छु, टेन्सन छैन। हामीले एउटा छुट्टै क्वेसन एन्सर बनाएर पनि गर्न सक्छौँ, मैले टाइम मैले बचाएर राखेको छु, टेन्सन लिनु पर्दैन। त्यो तपाईँहरूलाई मैले एकदम त्यो छोटकरीमा बताइदिउँला, त्योदेखि बाहेक अरू कुरा नै बताउँदैन, अहिले जे पढिरहेको छ त्यो त लागौँ भनेर बजेट चाहिँ फेरि नदोहोऱ्याउँ कि भनेर क्या। बजेट कार्यक्रममा हल्का के भन्नुभयो, बजेट कार्यान्वयन हल्का भनिदिनुहुन्न सर भने ठिक छ, यो यसरी संगीताजी छुटाउनु भएन नि, बजेट कार्यान्वयन चाहिँ विभिन्न निकायहरूबाट हुन्छ भनेर मैले भने पहिला, बजेट कार्यान्वयनको लागि संस्थागत संरचना छ हाम्रो भनेर भने मैले संस्थागत संरचना अर्थ मन्त्रालय योजना आयोग सम्बन्धी निकाय जस्तो कुरा गरेका थिएँ, कार्यान्वयन गर्ने सिधै मन्त्रालयले मन्त्रालयका निकायहरूबाट, प्रदेश स्थानीय तहबाट, उपभोक्ता समितिबाट, पिपिपी मोडलबाट, कन्ट्र्याक्टबाट, ठेक्का प्रणालीबाट, कुनै पनि विधिबाट गर्न सकिन्छ भनियो। बजेट कार्यान्वयन गर्नको लागि हामीसँग ऐन नियम कार्यक्रम वार्षिक कार्यक्रमहरू छ, ऐन छ, नियम छ, कार्यविधि छ भनेर पनि भनेर भनियो। बजेट कार्यान्वयनको लागि चाहिँ समग्र अफिस छ, त्यसले चाहिँ सेड्युल बनाउँछ, भौतिक र वित्तीय लक्ष्य तय गरेर गर्छ भनेर भनियो। त्यो कुराहरू एउटा लेख्नुपर्छ है, मैले तपाईँ छुटेको रहेछ फेरि दोहोऱ्याइदिएँ, हुन्छ म एउटै एकदै बनाएर पठाइदिन्छु, त्यस टेन्सनै लिनु परेन। अब अनुगमन र मूल्याङ्कन चाहिँ हाम्रो बजेट मूल्याङ्कन भनेको चाहिँ बजेटको प्रभाव कस्तो पर्यो गरेर भनेर गर्ने मूल्याङ्कन। बजेट मूल्याङ्कन विभिन्न तहमा गरिन्छ, एउटा त वार्षिक अर्धवार्षिक रूपमा बजेटको समीक्षा गर्छ अर्थ मन्त्रालयले, त्यहाँबाट पनि बजेटको अनुगमन मूल्याङ्कन हुन्छ। अर्को त्यसपछि गएर राष्ट्रिय स्तरको समस्या समाधान समिति, मन्त्रालय स्तरीय समस्या समाधान समिति भन्ने छ, यो नेसनल लेभल राष्ट्रिय स्तरको समस्या समाधान समिति र मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठक हुन्छ, त्यसमा पनि छलफल हुन्छ, त्यसले पनि अनुगमन बजेटको कति प्रगति हासिल भयो कति भयो त्यसको समीक्षा गरेर त्यसको अनुगमन गर्ने गरिन्छ। नियमित रूपमा चाहिँ इन्फर्मेसनबाट कार्यालयहरूले मन्त्रालयहरूले आफ्ना निकायबाट गरेको प्रगतिहरू समीक्षा गरेर नियमित रूपमा मासिक रूपमा प्रतिवेदनहरू प्राप्त गरेर पनि बजेटको अनुगमन गर्ने गरिन्छ। कति वित्तीय लक्ष्य प्रगति हासिल भयो, कति भौतिक प्रगति हासिल भयो त्यसरी नै अनुगमन गरिन्छ। राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्त्वपूर्ण आयोजनाको अनुगमन चाहिँ अर्थ मन्त्रालय, योजना आयोग, मन्त्री परिषद कार्यालयबाट पनि हुन्छ। त्यसपछि गएर यो बजेटको कार्यान्वयन अनुगमन गर्नको लागि चाहिँ एउटा वार रुम भन्ने छ, सेन्ट्रल वार रुम भन्ने छ प्रधानमन्त्री कार्यालयमा, प्रधानमन्त्री कार्यालयबाट पनि त्यो वार रुमबाट पनि अनुगमन हुन्छ। त्यसले ट्र्याकिङ गर्छ, इन्फर्मेसनको ट्र्याकिङ गर्छ, कति भौतिक लक्ष्य थियो कति प्रगति थियो भन्ने कुरा उसले त्यो ट्र्याकिङ गर्ने गर्छ। माइल स्टोन अनुरूप बजेट बनाउने बेला एउटा माइल स्टोन हुन्छ, वार्षिक कार्यक्रम के हो, कति कति कार्यक्रम गर्छौँ भन्ने एउटा माइल स्टोन बनाइरहेको हुन्छ उसले, योजनासँग मिल्ने गरेर बजेटसँग मिल्ने गरेर त्यो माइल स्टोन अनुसार काम भयो कि भनेर प्रधानमन्त्री कार्यालयबाट पनि अनुगमन गर्ने गरिन्छ। एक्सन रुम भनेको त्यही हो, त्यसलाई हामीले वार रुम भनेर भन्छ, आज मानवबाबुहरूले भन्नुभएको त्यसले पनि गर्छ। अनि मन्त्रालय स्तरीय समस्या समाधान समिति, राष्ट्रिय स्तर समस्या समाधान समिति, प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम वा वार रुम र अनि महत्त्वपूर्ण राष्ट्रिय गौरवको आयोजनाको अनुगमन चाहिँ अर्थ मन्त्रालय, योजना आयोग र प्रधानमन्त्री कार्यालयबाट पनि हुने व्यवस्था छ भनेर भन्नुभयो। यो अनुगमन चाहिँ सम्बन्धित निकाय अनुगमन गर्ने जिम्मेवारी छ नि, सम्बन्धित मन्त्रालयको सम्बन्धित मन्त्रालयको हकमा सम्बन्धित मन्त्री, राज्य मन्त्री र सचिवलाई दिएको छ, आयोगहरूको हकमा आयोगको उपाध्यक्ष यो अध्यक्षहरूलाई दिएको छ, प्रमुखलाई दिएको छ, उनीहरूले निरन्तर अनुगमन गरेर त्यसको चाहिँ नि अनुगमनबाट के प्रभाव परेको छ भन्ने कुराको समीक्षा गरिरहनु पर्ने हरेक महिना कुरा चाहिँ त्यसको व्यवस्था छ भनेर लेख्नु पर्ने। अब यो अनुगमनको कुरा गरेँ मैले, बजेटको अनुगमनले को लागि चाहिँ नि मोनिटरिङ एन्ड इभ्यालुएसन इकाइहरू छन् हरेक निकायहरूमा, एमएनई विभागहरू छ, एमएनईले चाहिँ नि मोनिटरिङ इभ्यालुएसन सेक्सन अथवा डिपार्टमेन्टले चाहिँ बजेटको प्रगति, बजेटको लक्ष्य, वित्तीय प्रगति, भौतिक प्रगति के कति भएको माइनोरिटीले त्यसको रिपोर्ट लिने र त्यो रिपोर्ट चाहिँ सम्बन्धित योजना आयोग र अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा उपलब्ध गराउने गर्दछन्। यो चाहिँ अनुमानको प्रणाली हो छ। अब बजेटको प्रभाव कस्तो पऱ्यो भनेर गरिने मूल्याङ्कनलाई हामीले प्रभाव मूल्याङ्कन भन्छौँ। बजेटको प्रभाव मूल्याङ्कन हामीले विभिन्न रूपमा हेर्छौँ, आउटपुटमा जुन जुन लक्ष्य प्रगति राखिएको थियो त्यो लक्ष्य प्रगति कार्यक्रममा आउटपुट कति आयो भनेर पनि यसको मूल्याङ्कन गर्ने गरिन्छ। इनपुट आउटपुट एनालिसिसबाट पनि हामी मूल्याङ्कन गर्छौँ। अर्को स्टेक होल्डर, सेयर होल्डर, स्टेक होल्डर भनौँ, स्टेक होल्डर सरकारवालाले पाएको बेनिफिट कति छ त्यसबाट पनि मूल्याङ्कन गर्छौँ। आर्थिक सामाजिक प्रभाव के पर्यो बजेटको त्यसको आधारमा पनि हामी मूल्याङ्कन गर्छौँ। बजेटले चाहिँ परिमाणात्मक लक्ष्य कति हासिल गर्यो त्यसको आधारमा पनि बजेटको मूल्याङ्कन गर्ने गरिन्छ। अब बजेटको मूल्याङ्कन चाहिँ नि अर्धवार्षिक रूपमा चाहिँ नि अर्थ मन्त्रालयले गर्छ, वार्षिक रूपमा चाहिँ योजना आयोगले गर्नुपर्ने हो बजेटको मूल्याङ्कन। सम्बन्धित मन्त्रालय, अर्थ मन्त्रालय र योजना आयोगले बजेटको मूल्याङ्कन गर्नुपर्ने हो। हामी कहाँ बजेटको मूल्याङ्कन गर्ने गरिएको छैन। बजेटको मूल्याङ्कन गर्दाखेरि चाहिँ तेस्रो पछि मूल्याङ्कन गर्नुपर्ने हो खासमा कुनै एउटा इन्डिपेन्डेन्ट कन्सल्ट्यान्टबाट, इन्डिपेन्डेन्ट चाहिँ मान्छेहरूबाट कुन कुन बजेटबाट कस्तो कस्तो कार्यक्रमको के प्रभाव पर्यो भनेर मूल्याङ्कन गर्ने हो। तेस्रो पछि मूल्याङ्कन भनेको त्यो हो, कुनै इन्डिपेन्डेन्ट बडीले त्यो सम्पन्न भएको कार्यक्रमको सामाजिक, आर्थिक, वित्तीय, प्राविधिक पक्षमा, विभिन्न पक्षमा के प्रभाव पर्यो भनेर यसको समग्र मूल्याङ्कन गर्ने कामलाई हामीले मूल्याङ्कन भन्थ्यौँ। त्यो मूल्याङ्कनको अवस्था नेपालमा छैन, गरिएको छैन राम्ररी। अनुगमन त हुन्छ तर मूल्याङ्कन त एकदमै कमजोर छ। बजेटले के प्रभाव पार्यो, त्यसबाट उपलब्धि के भयो, त्यसबाट चाहिँ आउटपुट के आयो, त्यसको आउटकम के भयो, त्यसले कस्तो वातावरणीय प्रभाव पार्यो, त्यसले जीवन स्तरमा के प्रभाव पार्यो, सामाजिक अवस्थामा के कस्तो सुधार ल्यायो, त्यसले आर्थिक वृद्धिमा के कस्तो प्रभाव पार्यो, वित्तीय वातावरणीयमा के प्रभाव पार्यो, दिगो विकासमा के प्रभाव पार्यो, त्यो मूल्याङ्कन चाहिँ एकदमै कमजोर छ। त्यस्तो मूल्याङ्कन कसले गर्ने भन्ने कुरा नै प्रश्नवाचक छ। होइन, मन्त्रालयले गर्ने कि अर्थ मन्त्रालयले गर्ने कि योजना आयोगले गर्ने कि कसले गर्ने, त्यो कुरा पनि क्लियर छैन। नमुनाको रूपमा कुनै कुनै मन्त्रालयहरूले आफै गर्ने गरेका छन्, योजना आयोगले पनि त्यसको पछि मूल्याङ्कन भनेर कुनै कुनै प्रोजेक्टको कहिलेकाहीँ गर्ने गरेको छ, तर यसमा निरन्तरता पनि छैन। यो मूल्याङ्कन प्रणाली चाहिँ असाध्यै कमजोर छ। त्यसैले यो बजेटको चाहिँ कार्यान्वयन पक्ष कस्तो भएको छ भनेर मूल्याङ्कन गर्नु अहिलेको आवश्यकता हो। सम्बन्धित मन्त्रालयले, योजना आयोगले, अर्थ मन्त्रालयले यो कुरामा जोड दिनु पर्यो कि बजेटको प्रभाव चाहिँ कस्तो परेको छ, सामाजिक आर्थिक क्षेत्रमा, वातावरणीय क्षेत्रमा, प्रविधिको क्षेत्रमा, जनताको जीवन स्तरमा, आउटपुटमा, इम्प्याक्टमा, यो आउटकममा, त्यो कुरा हेरेर त्यसको आधारमा मात्रै अनि बजेट, समग्र बजेट प्रणाली सञ्चालन गर्न सकेको खण्डमा मात्रै बजेट रिजल्ट ओरिएन्टेड हुने देखिन्छ, अन्यथा बजेट चाहिँ कर्मकाण्डी मात्रै हुने देखिन्छ भन्ने हिसाबमा तपाईँले लेख्न सक्नुहुन्छ। अब यो प्रवेश बदुवाजीले सोधेको छ बजेट नियन्त्रण भनेको के हो भनेर। बजेट नियन्त्रण भनेको चाहिँ हामीले चार पाँचवटा कुराहरू बुझ्नुपर्ने हुन्छ। बजेट नियन्त्रण भनेको ठिक समयमा, ठिक प्रोग्राममा, ठिक कामको लागि ठिक बजेट एलोकेसन गर्ने कामलाई हामीले बजेट नियन्त्रण भन्छौँ। तोकिएको शीर्षकमा, उपशीर्षकमा, तोकिएको कार्यक्रममा, तोकिएको चाहिँ लक्ष्य प्रगति मात्र बजेट केन्द्रित हुने कामलाई हामीले बजेट नियन्त्रण भनेर भन्छौँ। बजेट नियन्त्रण चाहिँ प्राथमिकताको आधारमा नै गरिन्छ। बजेट बनाउने क्रममा, बजेट बनाउने क्रममा बजेटको नियन्त्रण चाहिँ राष्ट्रिय प्राथमिकताका आधारमा, उपलब्ध स्रोत साधनका आधारमा बजेट तर्जुमा गर्न सकिन्छ भने, कार्यान्वयनको चरणमा चाहिँ जुन कार्यक्रम, जुन योजना, जुन उद्देश्यका लागि बजेट बनाइएको हो त्यसमा खर्च गरेर, तोकिएको खर्च गरेर, तोकिएको लक्ष्य प्रगति आउने खर्च गरेर बजेट नियन्त्रण गर्न सकिन्छ। बजेट नियन्त्रण गर्नको लागि विभिन्न विधिको प्रयोग गर्न सकिन्छ। नेपालमा बजेट नियन्त्रण गर्नको लागि एउटा त हामी वार्षिक कार्यक्रमबाट नियन्त्रण गर्छौँ, एउटा बजेटको अख्तियारीको माध्यमबाट नियन्त्रण गर्छौँ, एलएमबिएसबाट पनि नियन्त्रण हुन्छ, अनि अनुगमनबाट पनि नियन्त्रण हुन्छ बजेट नियन्त्रण गर्नको लागि। अर्को बजेट नियन्त्रण गर्नको लागि हामीले विभिन्न कस्ट सेन्टरहरूको पनि व्यवस्था गरेका छौँ, अहिले सङ्केतीकरणको पनि व्यवस्था गरेका छ, एक्टिभिटी बेस्ड कस्टिङको पनि व्यवस्था गरेका छौँ, कार्यक्रमका आधारमा बजेट खर्च गर्ने फङ्सनल क्लासिफिकेसन पनि छ, कार्यात्मक वर्गीकरण पनि छ, मन्त्रालयगत वर्गीकरण पनि छ, कार्यक्रमगत वर्गीकरण पनि छ, त्यसबाट पनि बजेट नियन्त्रण गर्ने गरिएको छ। यसको सरसदै चाहिँ हामीले अहिले एक्टिभिटी बेस्ड कस्टिङ पनि बनाएका छौँ, त्यसबाट पनि बजेट नियन्त्रण हुन्छ। अनि एक्सपेन्डिचरको ट्र्याकिङ गरेर खर्च कहाँ कुन निकायमा कसरी भएको छ भन्ने हिसाबले पनि हामी बजेट नियन्त्रण गर्छौँ। अर्को आन्तरिक जाँच, आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षणबाट पनि बजेटको नियन्त्रण गर्ने गरिएको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पऱ्यो। थर्ड पार्टी इभ्यालुएसन भनेको चाहिँ मन्त्रालय विभागले आफूले सम्पादन गरेको काम कन्सल्ट्यान्ट, कुनै कन्सल्ट्यान्ट नियुक्ति गरेर, र तिमीले चाहिँ विशुद्ध रूपमा, हामी कुनै हस्तक्षेप गर्दैनौँ, तिमीले नै यो बजेटको, हामीले खर्च गरेको बजेटको वा हाम्रो कार्यक्रमहरूको, हामीले पहिला गरेका जति पनि प्रोजेक्टहरू कम्प्लिट भएको छन् ती प्रोजेक्टको चाहिँ आर्थिक सामाजिक अवस्थामा के प्रभाव पर्यो, वातावरणीय प्रभाव के पर्यो, त्यो प्रोजेक्टबाट आम नागरिकको जीवन स्तरमा के प्रभाव पर्यो, इकोनोमिक कन्डिसनमा के कस्तो सुधार आयो भन्ने कुरा इन्डिपेन्डेन्टली तिमीले हेरेर त्यसको प्रतिवेदन बुझाऊ भनेर कसैलाई काम दियो भने, र त्यसले चाहिँ त्यसरी इभ्यालुएसन गरेर प्रतिवेदन ल्यायो भने त्यसलाई हामीले थर्ड पार्टी इभ्यालुएसन भनेर भन्छौँ। यो चाहिँ मैले दीपक तिमिल सिन्हाजीलाई बुझाएँ कुरा। यो थर्ड पार्टी इभ्यालुएसन भनेको धेरै प्रोजेक्टको गरेको हुँदैन, कुनै एनजिओ आइएनजिओहरूले गरेको, मतलब अन्तर्राष्ट्रिय संस्थाहरूले दिएको पैसाबाट कुनै कुनै प्रोजेक्टको गरिरहेछ, तर त्यो कम्प्लिटली कसैको पनि गरिएको छैन। त्यसैले यो कहिलेकाहीँ आकाल झुकल मात्रै गर्ने भए हुनाले यो हामीले राम्ररी गरेका छैनौँ भनेर हामीले बुझ्नु पर्यो। ल, आजको लागि क्वेसन चाहिँ म बताइदिन्छु, लेखिहालौँ। बजेट लेखौँ, बजेट, नेपालको बजेट प्रणाली, नेपालको बजेट प्रणालीको, नेपालको बजेट प्रणालीको बारेमा समीक्षा गर्दै, नेपालको बजेट प्रणालीको बारेमा समीक्षा गर्दै है समग्र बजेट प्रणालीमा सुधारका लागि के गर्नुपर्छ होला, समग्र बजेट प्रणालीमा सुधारका लागि के गर्नुपर्छ होला, तर्कपूर्ण उत्तर दिनुहोस्। यो प्रश्न एउटा भयो। दोस्रो प्रश्न, आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति बीचमा के कस्तो सम्बन्ध रहेको छ, आर्थिक नीति, वित्त नीति र मौद्रिक नीति बीचमा के कस्तो अन्तर सम्बन्ध रहेको छ, प्रश्न पार्नुहोस्। आर्थिक नीति, वित्त नीति र मौद्रिक नीति बीचमा के कस्तो सम्बन्ध रहेको छ, प्रश्न पार्नुहोस्। वित्तीय नीतिलाई, वित्तीय नीतिको कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, सुझाव दिनुहोस्। कार्यक्रम बजेट र अलिकति फरक छ, प्रोग्राम बजेट र पर्फर्मेन्स बजेट भन्छ, जोड्न चाहिँ जोडिएको छ। पर्फर्मेन्स बजेटमा चाहिँ हामी रिजल्ट आउटपुटमा जोड दिन्छौँ ज्यादा, कार्यक्रम बजेटमा चाहिँ कार्यक्रमको प्रभावकारी कार्यान्वयन भयो भनेर हेर्छौँ। त्यसले कार्य सम्पादन बजेटले कार्यक्रम र कार्य सम्पादन दुइटैलाई जोड्छ, यो एक स्टेप अझ माथि हो है प्रवेश बदुवालजी, कार्यक्रम बजेट र कार्य सम्पादन बजेटको उद्देश्य त एउटै नै हुन्छ, एउटै प्रकृतिका हुन्, तर फरक छ। कार्यक्रम बजेटले चाहिँ कार्यक्रममा फोकस गर्छ, कार्यक्रमहरू ठिक छन् कि छैनन्, कार्यक्रम अनुसारको काम भयो कि भएन भन्ने कुरामा हेर्छ। कार्य सम्पादनले कार्यक्रमको साथसाथै अझ एक स्टेप माथि गएर त्यसको उपलब्धि, त्यसको चाहिँ आउटकम, त्यसको आउटपुट, त्यसको प्रभाव के पर्यो भन्ने कुरा पनि त्यसले हेर्छ। त्यसैले यो एक स्टेप अझ झन् अझ व्यापक हुन्छ कार्य सम्पादन बजेट भनेर तपाईँले लेख्न सक्नुहुन्छ। प्रवेश बडुवालजीलाई मैले यो कुरा बताएँ। अब आजको लागि दुईवटा क्वेसन मैले दिएँ तपाईँलाई, दुईवटा क्वेसनले पुग्छ जस्तो लागेर भने थप पनि दिन त मिल्थ्यो, तर मैले दिइनँ। दिन पऱ्यो भने तपाईँले नेपालमा चाहिँ नेपालमा आर्थिक भनौँ न नेपालको आर्थिक प्रणालीमा सुधारको लागि, नेपालको आर्थिक प्रणालीमा सुधारको लागि आर्थिक प्रणालीलाई गतिशील बनाउन कस्तो आर्थिक नीति चाहिन्छ होला भन्ने पनि तपाईँले लेख्न सक्नुहुन्छ। लेख्न मन लाग्यो भने त्यो पनि लेख्नु होला, अन्यथा दुईवटा क्वेसन तपाईँले गर्नुभयो हुन्छ। क्रेडिट बजेट भन्ने हुँदैन, यस्तो क्रेडिट बजेट भन्ने हिजो रामबहादुर शाहजीले सोध्नु भएको छ, क्रेडिट बजेट भन्ने हुँदैन। अब यो घाटा, यसलाई डेफिसिट बजेट भन्छ, घाटा बजेट हो, क्रेडिट बजेट होइन, डेफिसिट बजेट। डेफिसिट बजेट भनेको सरकारले आफ्नो अनुदान, राजस्व र वैदेशिक सहायताको आधा भन्दा बढी खर्च गर्यो भने त्यसलाई हामीले डेफिसिट बजेट भनेर भन्छौँ। डेफिसिट बजेट भनेको ऋण लिएर खर्च गर्ने हो, डेफिसिट बजेट भन्दा बित्तिकै हामीले ऋण लिएर खर्च गर्नेलाई हामीले डेफिसिट बजेट भनेर भन्छौँ। सरकारको अनुदान, राजस्व, वैदेशिक सहायता, त्योभन्दा बढी खर्च गरियो भने हामीले त्यसलाई घाटा बजेट भन्छौँ। उदाहरणको लागि बजेट 14 खर्बको छ, सरकारी राजस्व अनुदानमा सहायता गरेर 10 खर्ब मात्रै आउँछ, 4 खर्ब रुपियाँ चाहिँ आउँदैन। वैदेशिक सहायता, अनुदान, सरकारको राजस्व गरेर 4 खर्ब पुग्दैन, त्यो ऋण लिनु पऱ्यो भने त्यसलाई हामीले घाटा बजेट भनेर भन्छौँ। यसरी बुझ्नु पऱ्यो। आउटकम र आउटपुटमा के फरक छ भने आउटपुट भनेको क्वान्टिटीमा हुन्छ सिधा, जस्तो 10 केजी, 8 केजी, 12 केजी, 3 किलोमिटर बाटो, 20 मेगावाट बिजुली, त्यो आउटपुट भयो। आउटकम भनेको त्यसबाट के प्रभाव पर्छ, 20 मेगावाट बिजुली भएपछि 40 घर परिवारको जीवनस्तर सुध्रियो भने चाहिँ त्यो आउटकम भयो। यसरी हामीले बुझ्नु पऱ्यो। अब यो बजेटको साइज चाहिँ कसले निर्धारण गर्छ भन्दा हाम्रो स्रोत साधन समितिले गरेको प्रशोधन, समग्र स्रोत साधनको खाकाले, हाम्रो वित्तीय खाकाले चाहिँ बजेटको साइजको निर्धारण गर्छ भनेर हामीले बुझ्छौँ है, त्यहाँ बुझ्नु पऱ्यो। यो चाहिँ पप्पु कुमार घिमिरेजीले भन्नुभएको रहेछ। आजलाई मैले यति गरेँ, आजलाई नमस्कार, आजलाई नमस्कार। भोलि फेरि हामी 6:15 सुरु गर्छौँ, भोलि फेरि मजाले आज नबुझेको कुरामा पनि तपाईँले भोलि